دعا فرمائے اللہ تعالیٰ ایسے مضمون عطا فرمائے جو جس سے میرا دل بھی بدل جائے اور جب بھی سننا ہے بچوں کا عورتوں کا جو بھی سنیں قیامت تک جو بھی آئے او ہو کیا حال ہے اس کا دل بدل جائے. اصل تو دل ہے, دل پہ چوٹ لگ جائے بس انسان ولی اللہ بن جائے گا. جیسے کچھ لوگوں کو لڑکیوں کی چوٹ لگ جاتی ہے, کچھ لڑکوں کو فیس بک یوٹیوب کی چوٹ لگ جاتی ہے, اسی طرح دل پہ اللہ کی محبت کی بھی چوٹ لگتی ہے. یہ ہمیں اللہ حضرت والا سے پتا چلا تو اللہ کی محبت کی جب چوٹ لگ جائے گی پھر وہ دنیا کو خاتے میں ہی لائے گا. اور یہ شعر پڑھے گا, حضرت والا کا شعر ہے سارے, یا حضرت کسی خلیفہ کا ہے, سارے عالم کو خاطر میں لائے نہ ہم, سارے عالم کو خاطر میں لائے نہ ہم, جانے کیا پا گئے جانے عالم سے ہم. ماشاءاللہ کہہ سکتے ہیں, مطلب یہ ہے کہ دنیا کو خاتمے میں لائے گا, دنیا کی رنگینیوں کو خاتمے میں لاؤ, تتلیوں کو اور چھپکلیوں کو. بولیں گے تتلیاں بولیں گے ہمیں چھپکلیاں کہہ دیا. ارے وہ چھپکلی سے بھی بدتر ہے جو عورت اپنے آپ کو بے پردہ پیش کرتی ہے. حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں جو عورت چست لباس پہنے قیامت کی ننگی اٹھائی گی, ننگی عورتوں میں اٹھائی جائے گی, تو آپ بتا لیں چھپکلی تو اس کا تو حساب کتاب نہیں ہوگا. اور تم جو ننگی پھر ایسے لباس پہن کے گھوم رہی ہو اور لڑکوں کو پریشان کر رہی ہو اور مردوں کو دل لبھانے والی بنا اپنے آپ کو مائل کرنے والی پیش کر رہی ہو, قیامت کے کیسے اٹھائی جاؤ گی, کتنا سخت عذاب ہوگا. معراج میں نبی صلی اللہ علیہ وسلم تشریف لے گئے, کیسے کیسے عورتوں کو دیکھا جلتے ہوئے, کیسے کیسے ان پہ عذاب ہو رہا تھا, اس کی وجہ یہی بے پردگی فحاشی اور یعنی ہمت کر کے پردہ شروع کر دینا چاہیے. اور اگر ایک شخص نے حضرت والا کو, جگہ جگہ بتا رہا ہوں, حضرت والا حسینوں نے ناک میں دم کر دیا ان لڑکیوں نے, جہاں جاؤ لڑکیاں جہاں جاؤ لڑکیاں, حضرت نے فرمایا نالائق بدھو, ایسی میں اپنی طرف سے بولوں, حضرت والا نے فرمایا نفس کو سدھارنے کے لیے نالائق تم نے ان کے دم میں کیوں ناک لگائی, عتیق میاں کیوں ناک لگائی. دیکھنے کی ضرورت کیا تھی بھائی, اپنی بیوی جو اللہ نے بدست مولا جو لیلا دی ہے اس پہ صبر کرو. حضرت میری تو شادی نہیں میں کیا کروں, کہاں ہے مولانا ضیاء الرحمان, میری تو شادی نہیں ہوئی میں کیا کروں, صبر کرو, علیہ صلی اللہ بھی کافی نابدہ, کہ اللہ تمہارے لیے کافی نہیں ہے, اللہ کافی نہیں ہے کیا, اللہ شافی اللہ کافی کہنا تو آسان ہے, اللہ کافی اس کے لیے ہو جاتا ہے ماشاء اللہ, کیا کریں گے, نظر جھکائیں گے ہمت کر کے, ریشم گلی بازار 8 نمبر بازار, یونیورسٹی میں جا رہے ہیں دفتر میں جا رہے ہیں, ہمت کر کے نظر جھکائیں. اب حضور صلی اللہ علیہ وسلم تو فرما رہے ہیں اللہم باعد بینی و بین خطایایا کما باعدت بین المشرق والمغرب, اے اللہ میرے اور میرے گناہوں کے درمیان مشرق مغرب کا فاصلہ فرما دے. اور ہم نے کیا کیا, یعنی جیسے ایسٹ اور ویسٹ نہیں مل سکتے, نارتھ اور ساؤتھ نہیں مل سکتے, اسی طرح مسلمان بندہ مسلمان بندی نیک ہو اور کلمے والا وہ بھی ایسا نہیں ہو سکتا کہ وہ جان بوجھ کے گٹر لائن کے اندر اور پیشاب پخانے کے مقام کے اندر اور گندی جگہوں پہ اور ننگی جگہوں پہ اور ننگی تصویریں دیکھے. حضور صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں, چونکہ یہ مدرسہ فیض القرآن ہے, یہاں سے ماشاءاللہ خوب فیض پھیلا ہے, جہاں جو بھی آیا عاشق بن کے گیا اللہ کا عاشق, حضور صلی اللہ علیہ وسلم کا عاشق, یہاں کھل کے بیان ہوتا ہے, یہ مسجد تھوڑی ہے, ہم کیوں شرم کریں. حضرت فرما دیں تمہیں تو شرم نہیں آتی ننگی تصویریں دیکھ رہے ہو تو موبائل کے اوپر, تمہیں تو شرم نہیں آتی پوری فلم بیٹھ کے دیکھ رہی ہے, 3 گھنٹے کی فلم دیکھ رہے ہیں اس وقت سے شرم نہیں آ رہی, اور مولانا صاحب نے یا کسی شیخ نے اس طرح کی بات کر دی, آپ نے بڑی بے شرمی والی بات کر دی. اور تم لوگ جو بے شرمی والی کام کرتے ہو, مائیوں مہندی میں کیا ہوتا ہے, کیسے کیسے لباس میں شرارہ پہن کے اور زلفے کھول کے ہال کے اندر جا رہی ہے, میں بڑی اچھی لگ رہی ہوں, اچھی لگ رہی ہو, اللہ کی لعنت برس رہی ہے, حضور صلی اللہ علیہ وسلم کی لعنت برس رہی ہے, لعنت ہو ایسی عورت پر جو اپنے آپ کو بد نظری کے لیے پیش کرے, آپ کے تو لعنت, خاتم الانبیاء حضور صلی اللہ علیہ وسلم جن کی وجہ سے کائنات بنا گئی وہ تو لعنت کی بد دعا فرما رہے ہیں تیرے اوپر, کتنے ہی میک اپ کر لو تم, کتنے ہی تم اپنے آپ کو اچھے بنا کے پیش کرو, حضور صلی اللہ علیہ وسلم فرمائے لعنت ہو ایسی عورت پر, لعنت ہو بد دعا فرما رہے ہیں, یہ رحمت سے دور ہو جائے ایسی عورت جو بے پردہ سامنے آتی ہے. اس مضمون کی اس کو قدر ہوگی, اللہ نہ کرے اللہ نہ کرے, یا آپ خود ہی دیکھ لیں, سب کو قدر ہونی چاہیے اس مضمون کی, فحاشی سے بچنے والے مضمون, اوریانی سے بچنے والے, ننگی تصویروں سے بچنے والے مضمون, لڑکے لڑکیوں سے بچنے والے مضمون کی, ورنہ ہر جگہ یہی حالت ہے, کتنا ہی انسان خود بچ رہا ہے تو فلیٹ کے نیچے کی کیا حالت ہے, پڑوسیوں کی کیا حالت ہے, لڑکے کیا کر رہے ہیں وہاں باہر کھڑے ہو کے, کیا کر رہے ہیں مزے, کیا کر رہے ہیں موبائل پہ ننگی تصویریں دیکھ رہے ہیں, ایک دوسرے سے ایکسچینج کر رہے ہیں, یار میں نے یہ لڑکی وہ لڑکی, فیس بک پہ میں نے یہ اکاؤنٹ بنایا یہ اکاؤنٹ, لڑکے کے نام سے لڑکی, لڑکی کے نام سے لڑکا, اور کیا ہو رہا ہے, حضرت والا کیا فرماتے تھے یہی تو فرماتے تھے میں آتا ہوا فحاشی کا سیلاب دیکھ رہا ہوں کہ ہمارے جوان برباد ہو جائیں گے اس کے اندر اور پھر گدو بندر جانا پڑے گا لڑکیوں کے عشق میں گدو بندر حیدرآباد میں کہ گدو بندر جائیں ایک تو ہمارے خاندان کی بھلے وہ بے پردہ وہ ڈاکٹرنی ہے اللہ ان کو ہدایت دے دے وہ ڈاکٹرنی ہے انہوں نے بتایا کہ میں گدو بندر گئی تھی میری والدہ وغیرہ کسی کو بتایا انہوں نے پھر مجھے بتایا گدو بندر گئی تھی وہ بتایا کہ اکثر جتنے لوگ ہیں 98% 97% لڑکے یا لڑکیاں جو پاگل ہوئے ہیں وہ اسی لڑکے یا لڑکی کی وجہ سے عشق مجازی لڑکے لڑکیوں کے لو میرج اور یہ لو اسٹوریز کی وجہ سے جو ہے گدو بندر میں داخل ہوئے ہیں کیونکہ ظاہر سی بات ہے عقل کہاں ٹھکانے رہے گی ایک لڑکی ملی اس کے پیچھے پاگل ہو گئے بس امی کو بھی بھول گئے ابو کو بھی بھول گئے اور پھر کیا حضور صلی اللہ علیہ وسلم کو بھی بھول گئے اور اللہ والوں کو بھی بھول گئے تبلیغی چلوں کو بھی اور مدرسے کی سب پڑھائیوں کو بھی بھول گئے اور اللہ والوں کی خانقاہوں میں جانا سب بھول جاتے ہیں یہ ایسا حدیث میں آتا ہے کہ عورتیں آدھی عقل کی ہوتی ہیں بڑی بڑی عقل والوں کی عقل اڑ گئی نا اب کچھ سمجھ میں نہیں آئے گا یہ بھی یاد نہیں رہتا اس شخص کو کہ میں خانقاہ کبھی جاتا تھا کبھی تبلیغ میں وقت بھی لگایا کبھی اللہ والوں کے پاس بھی گیا ان کے آنسو اور حضور صلی اللہ علیہ وسلم پہ اونچڑی ڈالی گئی کچھ یاد نہیں رہتا اس کو بس یہ پاگل ہو رہا ہے اس لڑکی یا لڑکے کے پیچھے اور اس فیس بک کے میں تو نہیں ڈیلیٹ کروں گا کیوں نہیں ڈیلیٹ کرو گے پھر جہنم کی آگ میں جلنا اب گوارا ہے ہاں میں جہنم میں جل جاؤں گا میں لڑکی چاہیے جہنم کی آگ حضور صلی اللہ علیہ وسلم تو پناہ مانگ رہے ہیں معصوم انبیاء معصوم کتنے نبی معصوم ہوتا ہے اللہم اجنی من النار اے اللہ مجھے جہنم کی آگ سے بچا اور تو بول رہا ہے اور تو بول رہی ہے کہ میں جو بس میں جہنم میں جلنا پسند ہے اس لڑکے کی وجہ سے واہ بھائی واہ اتنا ایمان تمہارا سستا ہو گیا ہے ایسا تو پاگل ہو گئی لڑکے کے عشق میں اور تو پاگل ہو گیا لڑکی کے عشق میں اور فیس بک کے عشق میں ڈیلیٹ کرو گولی مارو اس کو جس پہ حضور صلی اللہ علیہ وسلم کے صلی اللہ علیہ وسلم کا مذاق اڑایا گیا مفتی تقی اسماعیل صاحب کے میرے پاس 10 فتوے رکھے ہوئے دارالعلوم کراچی کا بنوئی ٹاؤن کا ای میل مجھے کریں میں آپ کو سارے فتوے بھیجتا ہوں فیس بک حرام ہے کیونکہ اس پہ حضور صلی اللہ علیہ وسلم کا مذاق اڑایا گیا اور تم نے فیس بک پہ اکاؤنٹ کھولا ہوا ہے داڑھی بھی ہے ٹوپی بھی ہے اور ماشاءاللہ لوگوں کو دھوکہ دے رہے ہیں یعنی شکل ماشاءاللہ بایزید بستامی جیسی اور کام ننگے عزیز جیسے یعنی جس سے کہ لوگ بھی شرما جائیں یہ دیکھو یہ بیان کرنے والا یہ جانے والا اللہ کے رستے میں اور یہ جو ہے مدرسے میں پڑھنے والا میں نے اس کا کہاں منہ کالا کرایا لڑکے کے عشق پاگل کروا دیا اس کو اس لیے ہمت کر کے یہ میں جوشیلا نہیں پورے ہوش میں بیان کر رہا ہوں ہمت کر کے ایک ہی علاج ہے عشق کا علاج جوتا ہے یہ لڑکے لڑکیوں کا عشق ایک ہی علاج ہے ہمت کر کے سم توڑ کے پھینک دے اس لڑکی کی سادہ موبائل لے لے اپنے نفس پہ بھروسہ مت کرے اللہ والوں نے تو بھروسہ نہیں کیا نہیں حضرت وہ یونیورسٹی کا کام ہوتا ہے نا کیا کام ہوتا ہے یونیورسٹی کا کام اب تقوا سے رہو گے اللہ تعالیٰ ایسا سارے کام آپ کے آسان کر دیں گے نہیں وہ آفس کا کام ہوتا ہے آفس کے کام کی وجہ سے کہ ہم ننگی یہودیوں کے کافروں کی یا پاکستانی لڑکیوں کو دیکھنا شروع کر دیں گے ویب سائٹس کے اوپر تصویریں بند کرنے کا طریقہ سیکھیں اگر دنیا میں رہنا ہے تو دنیا میں رہنے کا منتر سیکھنا پڑے گا وہ منتر تقویٰ ہے اللہ والوں سے ورنہ پھر انسان اسی فحاشی اوریانی میں چلے بھی ہوں گے بیان بھی ہوں گے خلیفہ بھی ہوں گے اور خوب مثلا تقویٰ کے آگے آگے تقویٰ سے مراد ذکر تہجد عشاء گوابین میں آگے آگے مگر لڑکی کے آگے جو ہے نانی مرتی نہیں ہم یہ بد نظری تو پہلے زمانے کی بات تھی اب تو ہر جگہ لڑکیاں ہیں کیا مشکل ہے دیکھتے رہو ہمارا دل صاف ہونا چاہیے نظر پاک ہونی چاہیے فرماتے ہیں شلوار ناپاک ہے ایسے ایسے قرآن شریف کی آیت ہے قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم اے نبی صلی اللہ علیہ وسلم ایمان والے مردوں سے فرما دے اپنی نظروں کو بچا لیں اور اپنی شرمگاہ کی حفاظت کریں پھر بھاگتے ہیں حکیموں کے پاس ماجون ہلچل ماجون ٹم ٹم ماجون ٹم ٹم چاہیے مجھے شادی سے پہلے قاری صاحب پریشان ہو رہے ہوں گے بلکہ شاید ہم نے پہلا بیان سنا ہوگا یہاں جتنے ہی بیان ہوئے وہ جو پہلے آنے والے وہ خواتین بھی بولتی ہوں گی نہیں نہیں بیچاری کیا بیان ہو رہا ہے بھائی آپ دوسرے بیان میں آئیں یہاں تو ایسی بیان ہوتا ہے یعنی جوانی بچانے کا نسخہ بتایا جا رہا ہے اگر کوئی جوان اپنی جوانی بچا کے لڑکیوں سے بچ کر فیس بک لڑکیوں سے بچ کر اور اللہ والا بن جائے کہ ہمارے لیے صدقہ جاریہ نہیں ہوگا اے ماں بہن بیٹی جو آپ سن رہی ہیں اگر آپ کا بیٹا اور بیٹی کہاں جا رہے ہیں آپ بتائیں مجھے کیا اسکول پڑھنے نہیں جا رہی ہے آپ کی بیٹی کیا اسکول پڑھنے میں کیا کیا ہو رہا ہے 10 سال کی بچی کو پردہ شروع ہوتا ہے آپ کی بیٹی تو اسکول جا رہی ہے پتہ نہیں مونٹی ماما پارسی فانا پارسی اور گولڈن شوش اور پش پش مطلب میں بتا رہا ہوں جہاں مجھے نام نہیں لے رہا ہوں نام آتے ہیں مجھے اسکولوں کے اسکولوں سے کوئی دشمنی نہیں ہے فلاں ہاؤس فلاں گرامر ہمارا بچہ وہاں پڑھ لے کیوں پڑھ لے وہ ذرا کانفیڈینس آ جائے گا یہ کانفیڈینس ہے ابا سے بدتمیزی کرنا کانفیڈینس ہے یہ رفیق زبردست والا ہو رہا ہے بیان अभी हमें थोड़ी देर हो गई, माफी चाहता हूं, हमें जल्दी आना था, मगर क्योंकि जैसे ही हम मस्जिद से निकल रहे थे माशाल्लाह एक मेहरान यूनिवर्सिटी का नौजवान खड़ा हुआ था, तो उसको फिर नसीहतें शुरू कर दी। हमारा कोई ये थोड़ी कि हमें कोई खानकाह मिलेगी या कोई मस्जिद मिलेगी तो बयान करेंगे, कहीं भी कोई मिल जाए इंशाल्लाह अगर उसकी सच्ची तलब होगी तो इंशाल्लाह बयान कर देंगे हम खड़े-खड़े। तो जवानी बचाने में कुछ थोड़ी बहुत बातें बता दी, बड़ा खुश हुआ। मैंने कहा कि मैं खुद भी इंजीनियर हूं मगर ये जो हवाओं ये दिल जो मतलब जो जाहिर बन गया, बातें अल्लाह ताला बना दे, जाहिर तो बन गया ना भाई। कितने अरसे से आप लोग बयान सुन रहे हैं, मगर सुन नहीं हो गए, हम भी सुन कि मैं भी बयान कर कर के क्या करें, बयान वाला मशहूर हो गया हूं कमाल आए कराची से भाई, ठीक है अमल कितना है हमारा। हज़रत वाला एक एक शेर जबरदस्त याद आ रहा है, जबरदस्त, और इस जमाने के लिहाज से औरतें ना पप्पू शेर और बम्बाट शेर और क्या एक हजरत फरमाते थे, किसी ने सुना है वो जो फरमाते थे चकास जबरदस्त शेर है, क्या शेर है सुनिएगा, हजरत वाला रहमतुल्लाह का शेर है, दर्द दिल सीखना है अगर दोस्तों साथ मेरे रहो फिर सिखाएंगे हम। माशाल्लाह तो कह दीजिए, दर्द दिल क्या है, लड़के से बचना सीखना है, लड़कियों से बचना, हसीन लड़कों से बचना, फेसबुक से बचना, यूट्यूब से बचना, और जो है गंदी तस्वीरों से बचना सीखना है तो साथ हमारे रहो फिर सिखाएंगे। डरते क्यों हैं, दुनियादारों से डरते नहीं है, अल्लाह वालों उनके करीब से डर रहे हैं। अगर हम गए ना फेसबुक का अकाउंट से हमें छोड़ना पड़ेगा, अरे इंशाल्लाह अगर आप आते जाते रहेंगे मोहब्बत का फल पाते रहेंगे, मोहब्बत का फल जब पाने लगे हमें छोड़ के क्यों वो जाने लगे। अरे बुद्धू नंबर वन, तुम्हें गुनाह करते हुए शर्म नहीं आती, अल्लाह वालों पास आते हुए शर्म आ रही है। अल्लाह वाले किसी अल्लाह वाले हर जगह बयान करूं, कोई अल्लाह वाला किसी जानी और शराबी से और दाढ़ी शेव करवाने वाले से और पैंट शर्ट पहनने वाले से, शॉर्ट्स पहनने वाले से और डांसर से और फिल्म काम करने वाले से कोई नफरत नहीं करता, वो गुनाह से नफरत करते हैं। हाँ फिल्म में काम करना तो गुनाह है, बैंक की नौकरी करना तो गुनाह है, दाढ़ी शेव करवाना गुनाह है, जिना गुनाह है, कबीरा गुनाह है, लड़के से मुंह काला करना कबीरा गुनाह है, हाथों से जवानी बर्बाद करना कबीरा गुनाह है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम सरकार तो उम्मत की बख्शिश के लिए रोएं, उम्मत है कि हंस हंस के जीती है गुनाहों में। कयामत के इन ऐसे लोगों के हाथों से हमल मतलब गंदा गंदा मवाद निकल रहा होगा और हुजूर सल्लल्लाहु अलैहि वसल्लम सारे अंबिया देख रहे होंगे हमारे, हमने तो इतनी कुर्बानियां दी और तुम हाथों से जवानी बर्बाद करते थे, वाह अरे कैसे तुम नौजवान हो, जवानी तो अल्लाह पे फिदा करनी चाहिए थी। सुबह हदीस शरीफ सुनाई थी कि सात लोग अर्श के साए के नीचे होंगे जिसमें एक वो नौजवान जिसकी जवानी अल्लाह की इबादत में परवान चढ़ी उसको भी अर्श का साया मिलेगा। हिम्मत करके जवानी अल्लाह पे फिदा करें, इसमें क्या मिला अभी तक जो हमने जवानियां बर्बाद की, क्या मिला, लड़के लड़कियों के पीछे मिले, जूते मिले, नाना ने भी जूते मारे, नानी ने भी, अब्बा ने कहा कैसा नालायक कमीना मेरा बेटा है कि मेरी बात ही नहीं सुनता है, हर वक्त लड़के के चक्कर में अब्बू की बात ही नहीं सुन रहा, जबकि माँ बाप का कितना बड़ा हक है। ऐसे लोग जो माँ बाप लड़की की वजह से लड़के की वजह से माँ बाप को परेशान करते हैं या किसी भी वजह से भले दीन की शक्ल में हो, चिल्ले लगाकर या खलीफा होकर, हजरत ने सुबह मेरे शेख ने खुतब जमाना है बहुत बड़े आरिफ बिल्ला है, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू, कैसे मिजाज है, खैरियत से, आप ही कमी महसूस हो रही थी। मैंने कहा दीन का काम शुरू कर देते हैं, वो वही बचाना जवानी बचाने वाला बयान हो रहा है क्या बात बता रहा हूं, आप सो रहे हैं, जो सोता है वो खोता है, पंजाबी या खोता अलग होता है, मगर आप तो माशाल्लाह खोते नहीं है, तो सॉरी तौबा कर ली तौबा कर लेता अल्लाह का प्यारा हो जाता है भाई, उसको क्यों हम मत करें तहकीर कोई मीर की, राबता रखते हैं अब अल्लाह से, सौ चूहे खा के बिल्ली हज को चली, चली तो सही ना भाई। हजरत वाला फरमाते हैं, हजरत वाला का एक जगह बयान हुआ माय शेख का अहले रसूमात में, वो जो ग्रीन ग्रीन होते हैं ना वहां पे बयान हुआ, उन्होंने हमारे हजरत को क्योंकि देखा ये पीरी मुरीदी के चक्कर चल रहे हैं, उन्होंने बुलाया बहुत बड़े पीराने पीर आए हमारे हजरत वाला शाह फिरोज अब्दुल्ला मेमन साहब दाउनकाद मालिया का बयान हुआ अहले रसूमात की मस्जिद में पंजाब में, वहां बड़ा चक्कर है पीरी मुरीदी का, तो माशाल्लाह हजरत ने उनके ही तरीके पे बयान किया। एक जो है क्या वो शेख अब्दुल कादिर जिलानी की 11वीं शरीफ चल रही थी, सारे लोग जमा थे और क्या उसके बाद जो एक कौवा आया हड्डी गिर गई, सारे कब्रिस्तान वालों की बख्शिश हो गई, सब कह दो सुभान अल्लाह और सब मस्त हो रहे अरे कोई ऐसी حیدرآباد میں یہی لوگ اب تو ماشاءاللہ ہمارے حضرت والا کے اور اتنے خلفاء نے کام کیا کہ اب لوگوں کو پتہ چل رہا ہے کہ یہ لوگ ایسے ہی پیٹو مولوی لوگ ہیں. اللہ تعالی حفاظت فرمائے ان کو بھی ہدایت دے. حضرت نے فرمایا اہل حق لوگ کبھی بھی اہل رسومات پہ کبھی وہ مت کریں. اللہ تعالی ان کو بھی ہدایت دے سکتے ہیں. اللہ تعالی نے اہل حق میں سے بنایا, بڑی نعمت ہے, بدعات سے بچایا, اللہ کا شکر ادا کرنا چاہیے. ان کو حقین مت سمجھیں. ماشاءاللہ عشق رسول صلی اللہ علیہ وسلم تو ان کے اندر ہے مگر وہ زیادہ تھوڑا بڑھا لیا ہے. آپ بتائیے کسی یہ ماشاءاللہ انہوں نے کپڑا سینے کو دیا, عید کے کسی ٹیلر کو دیا, بڑی بیچارے پیسے ویسے جمع کر کے مولانا ضیاء الرحمن کپڑے جمع دیے ٹیلر کو تو ایک پائنچا بڑا ایک چھوٹا بنا دیا بیچارہ. عید کے دن پہنی, عید کے دن بیچارہ گریبان چاک دوسرا کپڑا پہنا ہوا تھا, ایک بڑا پانچا ایک چھوٹا. آپ بتائیے. تو حضرت یہی فرماتے ہیں عشق رسول صلی اللہ علیہ وسلم میں ایک بہت زیادہ آگے بڑھ گئے. اب صلاۃ السلام پڑھ رہے ہیں, منع نہیں ہے. صلاۃ السلام ہم بھی پڑھتے ہیں جب مسجد داخل ہوتے ہیں باقاعدہ, بلکہ ہم کھڑے ہو کے بھی پڑھتے ہیں, سیدھا پیر رکھ کے بسم اللہ الصلاۃ والسلام علی رسول اللہ. ابن ماجہ شریف کی روایت ہے بھائی, جب مسجد میں داخل ہو بسم اللہ پڑھو, پھر الصلاۃ والسلام علی رسول اللہ پڑھو, پھر اللہم افتح لی ابواب رحمتک. کھڑے ہو کے دیکھیں ہم سیدھا پیر رکھ کے مسجد میں داخل ہوتے ہوئے دعا پڑھ رہے ہیں. ابن ماجہ شریف کی روایت ہے باقاعدہ. مگر اذان سے پہلے ضروری سمجھ لینا یہ بدعت بن گئی. جو نہیں پڑھتا اس کو کہنا کافر کافر, یہ فلاں فلاں وہابی وہابی. وہابی کیا بلا ہے بھائی؟ ہمارا شیخ عبد الوہاب سے سوال فرماتے ہیں ہمارا کوئی تعلق نہیں ہے. ہم تو ماشاء اللہ اہل سنت والجماعت ہیں. حضور صلی اللہ علیہ وسلم ہمارے آنکھوں کے تاج ہیں, پھر صحابہ کرام آنکھوں کے تاج ہیں ہمارے. سارے صحابہ کرام اہل سنت والجماعت کیا ہے؟ جو حضور صلی اللہ علیہ وسلم کی اتباع کرنے والے, اور والجماعت صحابہ کرام کی اتباع کرنے والے, یہی لوگ نجات والے ہیں. مگر ماشاء اللہ مجھے اصل میں کچھ شعر پڑھ کے سنانا تھا, اور یہ بات کہاں سے کہاں شروع ہو گئی. تصویر تو نہیں بن رہی نا؟ ہاں, تصویر بنانا حرام, موویاں بنوانا حرام. ڈیجیٹل ہو, ڈیجیٹل کا باپ ہو, ڈیجیٹل کا نانا ہو, یا ڈیجیٹل کا پر نانا ہو, سر نانا ہو, نگر نانا ہو, سب حرام ہے. آج دیکھیں, اگر چائے کی پیالیاں 10-12 رکھی ہوں, آپ کو نیند آ رہی ہے؟ ابھی آپ کی شادی کرانے کی بات کروں تو اس وقت تو بڑی کھل جائیں گی. شادی ہو چکی ہے ماں, پھر بھی اگر بات کرنے لگوں تو مسکراہٹ آ گئی چہرے پہ. آپ کی تو پہلے ہی مسکرا رہے ہیں. ابھی آپ کی بات نہیں کر رہا شادی کی, تھوڑا سدھر جاؤ پہلے, ورنہ بیوی کو ناک میں دم کر دو گے تم. ہر وقت ایک ہی شادی کا مقصد یہ تھوڑی ہے, بس شادی کا مقصد بہت اعلیٰ ہوتا ہے, یہ تھوڑی بچے پیدا کرنا, ان کو سنبھالنا بھی تو ہے, بیوی کو بھی تو خیال رکھنا ہے, اس کے روٹی کپڑا مکان بھی تو کچھ ذمے ہیں ہمارے. بس رات کے لیے تھوڑی بیوی ہوتی. ماشاء اللہ دین سیکھنا پڑتا ہے. داڑھی رکھ رکھ کے بیویوں کو ستا رہے ہیں, پریشان کر رہے ہیں. کچھ معاشرت کو سیکھے اللہ والوں کے پاس رہ کے. اگر جس نے نہیں سیکھی شادی ہو گئی, وہ سیکھے کہ بیوی کے ساتھ کیسے پیش آنا ہے. اللہ کی بندی ہے, کوئی نوکرانی تھوڑی ہے. بس چند تھوڑی دیر کے مزے, اس کے بعد ختم, خود بھول جاتے ہیں. رات کو تم اعلیٰ درجے کا ثبوت پہ رہے اور مکھن لگا رہے ہیں, وہ سر سن لو میری بات, مجنو بنے ہوئے, اور صبح جو ہے وہ کیا جلاد بنے ہوئے اس وقت, بالکل ہی سارے سب بھول جاتے ہیں اپنا. ارے جالوں کا ومونا علی النساء, جو بنایا ہے مرد کو عورت پر حاکم بنایا ہے, وہ حاکم کب بنایا ہے؟ جب وہ کہے بھائی مجھے مائیوں میں لے چلو, مہندی میں لے چلو, مجھے یہ چھوٹے لباس دلوا دو, مجھے جو ہے میری بہن کی شادی ہو رہی ہے, مہندی ہو رہی ہے, ڈھول ڈھڑپا مجھے لے چلو. نہیں بھائی, وہاں اللہ کی نافرمانی ہے, میں تمہیں لے کے نہیں جاؤں گا وہاں. اور باقی وہ اگر وہ کہتی ہے ڈائٹ 7-Up پلا دو, اور مجھے ذرا وہاں کون سی ٹاور مارکیٹ سے کوئی اچھے والے بسکٹ لا دو, نہیں میں بہت تھکا ہوں. ارے لا کے دیجیے, ہمت کر کے چلے, بعد میں لا دیں, مگر لا کے دیں, اس کا خیال رکھیں بیوی کا. ہماری بھی تو بیٹی اگر ہو, اس کی شادی ہو, ہم کیا چاہیں گے کہ داماد اس کو اچھی طریقے سے رکھے کہ نہیں رکھے. ماشاء اللہ, ابھی سبحان اللہ زور سے کہا تھا نا, اس کا اثر. حضرت والا فرماتے ہیں اپنے بچوں کو بھی ان کے غلاموں کے پاس, اللہ والوں ان کے غلاموں کے پاس لے کر آئیے انشاءاللہ. وہ داڑھی والوں کو دیکھیں گے, ان کو ہنستا ہوا دیکھیں گے, وہ مولوی ہنستا بھی ہے کیا؟ تو کیا کھمبا ہے کیا؟ وہ ہنسے نہیں گیا, اس کی کوئی خوشیاں نہیں ہے کیا؟ یہ تو مزہ آ رہا ہے. وہ مولوی کی شادی بھی ہوتی ہے کیا؟ وہ مولوی کے بچے بھی ہوتے ہیں کیا؟ حضرت فرماتے ہیں وہ کھمبا ہے کیا بچے نہ ہو. وہ مولوی جو ہے نا, میں نے دیکھا تھا وہ 400 آم کھا رہا تھا. تو کیا کھائے, وہ مٹی کھائے گا کیا وہ؟ ایک حضرت والا خود فرما رہے تھے, انگور لے رہے تھے حضرت والا رحمت اللہ, انگور کا سیزن ہے تو اللہ والے انگور یا ان کے غلام انگور نہیں کھا سکتے, انگور لے رہے تھے. کوئی کوٹ پتلون والا آیا, بڑے اپنے آپ کو سمجھتا ہے, مولویوں کو حقیق سمجھ رہا تھا. کوٹ پتلون والا آیا اور بولنے لگا, او ہو مولوی بھی انگور کھاوے ہے. حضرت فرمایا انگور صرف کیا لنگور ہی کھاوے ہے؟ तुम मौलवियों को हकीक समझते हो? अरे जब शादी करानी होगी, मौलवी साहब मेरी शादी होने वाली है, समझा करें ना आप। अगर आ जाए तो मैं खुद ही आपके दर पे हाजिर हो जाऊंगा अपनी खटारा बाइक लेकर। सर्विस भी नहीं करवाते बाइक को, सर्विस कराओ। अल्लाह ने सवारी दी है नेमत माशाल्लाह, सही तरीके से रखो उसको। बात कहीं और से कहीं चली जाएगी। हजरत फरमाते हैं जिस चिड़िया का शिकार करना हो वो जरा बोली बोलनी पड़ती है। मस्जिद वाले आप बयान सुन लें, आलिमाना बयान भी इंशाल्लाह कर दूंगा मैं। अभी तो अपने ही लोग हैं, गली के लोग, 10 नंबर के, यहीं के मैं पैदा हुआ हूं 10 नंबर में ही। दादा भी मेरे यहीं रहते हैं माशाल्लाह, 90 साल की उम्र। अभी कराची में इंशाल्लाह कल जाके उनसे मिलूंगा परसों, अल्लाह ताला उनकी उम्र बरकत अता फरमाए। दादा बड़े खुश होते हैं, बोलते मेरा बेटा जो है वो मेरा पोता है माशाल्लाह, अल्लाह ताला उनको दीन का काम कर रहा है। दादा खुश हुए, बड़ों की दुआएं हैं माशाल्लाह। मजा आ रहा है। अमीर अली ये माशाल्लाह हिंदुस्तान के बॉर्डर से आए हैं, वहां से बयान सुनने, सिर्फ मगरिब इशा का। अब कल चले आएंगे मेरे ख्याल से माशाल्लाह, इतने दूर से बयान सुनने, अल्लाह की मोहब्बत है, मुझसे बैत है माशाल्लाह, इतनी दूर से आए अल्लाह के लिए। एक सहाबी के बारे में फरमाया, नाम याद नहीं आ रहा, वैसे ही बता देता हूँ। फरमाया कि अमीरुल मोमिनीन थे गालिबन हज़रत उमर रज़ी अल्लाह अन्हु, किसी को जन्नत ही देखना हो तो इस शख्स को देख ले। फरमाया या अमीरुल मोमिनीन खैरियत क्या बात है इसमें? फरमाया ये इतनी दूर से पता नहीं कहां से सफर करके आया मदीना शरीफ, और सिर्फ ये बोला हज़रत उमर रज़ी अल्लाह अन्हु से, उसने उन सहाबी ने, सहाबी तो नहीं ताबई कहलाएंगे, उन शख्स ने अर्ज किया या अमीरुल मोमिनीन हज़रत उमर रज़ी अल्लाह अन्हु, मुझे वो अत्तहिया सिखा दीजिए, वो अत्तहिया सिखा दीजिए जो आपने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से सीखी थी। तो हज़रत उमर रज़ी अल्लाह अन्हु ने फरमाया जिसको जन्नती देखना उस शख्स को देख ले कि माशाल्लाह ये खालिस अल्लाह के लिए मेरे से मिलने आए हैं, हज़रत उमर रज़ी अल्लाह अन्हु से। तो ये अल्लाह के लिए माशाल्लाह इतनी दूर से आए। वेन सम पर्सन ही विल कम टू एनी पर्सन हु इज अल्लाह वाला, अगर कोई आशस आता है और किसी से अल्लाह के लिए मिलता है तो 70,000 एंजल्स, क्योंकि एक हमारे दोस्त हैं वो अभी मटियारी से अभी गए, मटियारी चले गए, वो मेरा लाइव बयान सुन रहे हैं, उनको इंग्लिश से ज्यादा मुनासिबत है, वो इंग्लिश में ही मुझे मैसेज करते हैं, चलो भाई हम भी इंग्लिश में जवाब दे देते हैं उनको। मिस्टरों को जब तक टर्न ना मिले उनको मजा नहीं आता, तो जब मैं इस तरह के इंग्लिश वर्ड जानबूझ के बोलता हूँ, इसका मतलब मुझे कोई नहीं है कि इंग्लिश में कोई बहुत बड़ी फखर की बात है, इससे अंग्रेजी ताल्लुक जरा करीब आ जाते हैं, वो मौलवी इंग्लिश बोले हैं क्या। और ये भी मौलाना साहब है, मैं एक मुझसे बोलने लगे, मैं जो ना मेरे बयान के लिए, मैं कमाल के बयान में मेरा तो नाम लिया हजरत वगैरह जो भी कहा, कमाल के बयान में जरा पार्टिसिपेट करने जा रहा हूँ, पार्टिसिपेट मुफ्ती है और पार्टिसिपेट का लफ्ज इस्तेमाल कर रहे हैं। अरे सीधे से बोलो मैं बयान में हाजिरी के लिए जा रहा हूँ, पार्टिसिपेट करने जा रहा हूँ, आपको क्या जरूरत इंग्लिश बोलने की? बयान करते हैं थोड़ा बोल दिया ताकि अंग्रेजी था लोग मुतासिर हो जाए, वही वो हमारी जबान बोल रहे हैं, क्योंकि चिड़िया का शिकार करना है ना कुछ तो करना पड़ेगा, इज्जत को दाव पे लगा के भाई किसी तरह तो दाढ़ी वालों से तुम करीब तो आओ कम से कम, देखो कितने मजे आते हैं दीन के अंदर। तुम्हें चिकन टिक्का में इतना मजा नहीं आएगा जितना अल्लाह वालों के साथ बैठ के जरा तुम खजूर खा के एक जरा चाय पी के तो देखो इतना मजा आएगा कि बस इतना नूर महसूस होगा। बचपन में आए मक्का शरीफ में कारी साहब आते थे बांग्लादेश के, बहुत बड़े आलिम थे, मुझे पता भी नहीं बाद में पता चला, हम मैंने उनसे फिर तो सीखी, अब्बू ने लगवाया था माशाल्लाह, किसी थानवी सिलसिले की टोपी पहनते थे इसी तरह की, शायद उन्हीं की दुआएं, पहली दफा बता रहा हूं बयान में। तो वो आते थे, मेरी वालदा केक बना के भिजवाती थी उनको, वैसे घर में तो केक बनता ही रहता था, मगर जब वो खाते थे और अपने मुबारक हाथों से मुझे देते थे, छोटे बच्चे थे हम लोग, तो उनके हाथ का मजा ही अलग होता था, क्योंकि वो अल्लाह वाले आलिम थे माशाल्लाह। इसलिए हजरत वाला फरमाते हैं जो अल्लाह को नाराज करता है ना, वो भले चिकन टिक्का खाए, बिरोज खाए, बिरयानी खाए, और KFC, यानी KFC का मतलब पता है आप हजरात को? हजरत वाला फरमाते हैं काका फ्रूट चाट। ये वो वाली केंटकी फ्राइड चिकन नहीं, काका फ्रूट चाट भाई। मतलब कुछ भी खाए और जो है थोड़ा बर्दाश्त कर ले, कुछ लोग माशाल्लाह ऐसे लोग भी होते हैं जो रात भर इबादत करते हैं, तो अगर 11 बजे तक बयान चल जाए तो कि हम भी तो इतने थके हुए हैं सुबह से बयान हो रहा है, इसलिए थोड़ा हंसा हंसा के भी बयान हो रहा है, क्योंकि सुबह से बयान कर करके थक जाता है इंसान। हंसी इजा हंसई था फकत फसई था, जो हंस गया समझो फंस गया। जरा मैं दिमाग को रिलैक्स करते हुए बयान कर रहा हूँ, वरना मैं दूसरा भी कर सकता हूँ। मैं क्या करता हूँ, अल्लाह ताला करवाते हैं। हजरत ने एक फरमाया कभी अकड़ना मत बयान वगैरह पे, मुझे बड़ा फायदा हो कारी साहब, हजरत ने फरमाया था अकड़ना मत, क्योंकि अल्लाह ताला चाहे यहाँ पे एक रग जारी हो दबा दें तो पागल हो जाओगे तुम, इस सारे तुम्हारे ये बयान बयान ना, ये पीरी मुरीदी और मस्जिदों में जाना वाना सब खत्म हो जाएगा, बस अल्लाह की अता समझो। मा असाबका मिन हसनतिन फमिन अल्लाह, ए अल्लाह साहब आपकी अता है। अभी सुबह हम हजरत वाला का बयान सुन रहे थे, खुतबे ज़माना हज़रत शाह फिरोज अब्दुल्ला मेमन साहब दामरगातु मालिया का, सुबह 11 वाली मजलिस खानका में थे हम लोग, सूफी अब्दुल मजीद साहब भी तशरीफ लाए हुए थे, हमने बयान लगा दिया, लाइव बयान सुन रहे थे, फिर हजरत को मैसेज कर दिया, फिर हजरत वाला से मेरा मशवरा हुआ, हजरत वाला से कोई बात हुई, मैंने कहा हजरत वाला सुबह के बयान से बड़ा फायदा हुआ आपके, حضرت نے کیا جواب دیا؟ یعنی کچھ بھی نہیں فرمایا, کمال بس دعا کرو اللہ تعالی یہ بیان میرے دل میں اتار دے, اور فرمایا ما صابک من حسنۃ فمن اللہ, یہ سب اللہ کی عطا ہے, اور جو بیان میں کسی کو فائدہ نہیں ہوا وما صاب, اور جو ایسی بات نکل گئی وما صابک من سیئۃ فمن نفسک, اور جو گناہ ہو رہا ہے یہ مت کہو کہ فجر کی نماز قضا ہو گئی تو یہ پتہ نہیں کیا مجھ سے, یہ نفس کی خباثت ہے کہ اللہ تعالی نے نہیں چاہا. اگر شراب پی لی کسی نے, زنا کر لیا, بدفعلی کر لی, گندی تصویر دیکھ لی, نماز چھوڑ دی عشاء کی, نہیں قسمت میں لکھا تھا, قسمت نہیں لکھا تھا, ہم نے خود جاموش کے گناہ جو ہے نفس و شیطان کرواتا ہے. یہ اللہ تعالیٰ کی طرف نسبت نہیں کرنی چاہیے کہ اللہ نے یہ گناہ کروایا. اللہ تعالیٰ چاہیں گے کہ ہم گناہ کریں؟ اللہ تعالیٰ تو ہزاروں دفعہ فرمایا اتقوا اللہ, اللہ سے ڈرو. صحابہ کرام نے کتنی دفعہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ سے ڈرو, اللہ سے ڈرو, اور ہم لوگ جو ہے اس کو مذاق سمجھ رہے ہیں. بتائیے کوئی بڑا ہم سے بار بار کہہ رہا ہو اور بات نہ مانے تو بڑے کو کتنی تکلیف ہوگی. مگر اللہ تعالیٰ بہت پیارے ہیں, گناہ کرنے سے اللہ تعالیٰ جو ہے ان کو تکلیف نہیں ہوتی, ہمیں کو تکلیف ہوتی ہے. ساری دنیا بھی کافر ہو جائے نا, اللہ تعالیٰ کی بڑائی میں کوئی فرق پڑنے والا نہیں ہے. یا من لا تضرہ ذنوب ولا تنقصہ المغفرہ فاغفر لی ما لا یضرک, اے مفہوم بتا رہا ہوں, یعنی اے اللہ ایسے یعنی گناہ سے مجھے ہی نقصان پہنچتا ہے, آپ کی خدائی اور بڑائی میں کوئی فرق نہیں آتا. جو بھی ربنا ظلمنا انفسنا کیا ہے, اے اللہ گناہ, اے میرے پالنے والے ربا, یہ مفہوم بتا رہا ہوں, ترجمہ تو تفسیروں میں آپ دیکھ لیجئے, اے میرے پالنے والے ربا, پالنے والے رب, گناہ کر کے میں نے اپنے نفس پر خود ہی ظلم کر لیا, ہاتھوں سے جوانی برباد کر کے, گندی تصویریں دیکھ کر, لڑکیوں سے باتیں کر کر, یہ زبان کا زنا ہے لڑکیوں سے باتیں کرنا. رات کو حضرت والا ہمارے کر کے دکھاتے ہیں, اتنے بوڑھے ہو گئے, مگر صرف اس لیے کہ شاید کہ اتر جائے میرے دل میں میری بات, شاید کہ اتر جائے تیرے دل میں میری بات. فرماتے ہیں بات کر رہا ہوگا لڑکی سے, بات کر رہا ہوں گا, اور جیسی ابا یعنی بات کر رہا ہوگا, اور تم کیسی ہو بتاؤ, جیسی ابا آ گئے, ابا آ گئے, ابا آ گئے, بعد میں بات کرتا ہوں, فون کاٹ دیا, یا پھر نام بدل لیں گے, ہاں ابے یار تم کیسے ہو بتاؤ, ہاں میں نوٹس لینے آ رہا ہوں, جبکہ لڑکی سے بات کر رہا ہے وہ بھی سمجھ جائے گی کس کو دھوکہ دے رہا ہے, اپنے آپ کو دھوکہ دے رہا ہے. جو کرتا ہے تو چھپ کے اہل جہاں سے, کوئی دیکھتا ہے تجھے آسمان سے. اور اے عورت, اے جوان بچی یا بوڑھی عورت بھی ہے کوئی ہے, کیونکہ نانی اما پکڑی گئی, دادی اما, نانی اما اور دادی اما, موبائل لگوا لیا, پہلے کہاں تھا یہ سب کچھ, اپنے بات کر رہی ہے وہاں کسی کہیں کسی اور ملک میں, اپنے بیٹے سے, بھانجے سے, بھتیجے سے, کسی بھلا بہو سے بات کر رہی ہیں اور پتہ بھی نہیں ہے, اور جان بوجھ کے انجان بنتی ہیں, پتہ بھی نہیں ہے, اور گندی گندی تصویریں موبائل پہ آ رہی ہیں, مطلب اسکائپ وغیرہ کسی بھی بات کر رہی ہیں اور نیچے سے ایڈورٹائزمنٹ, گندی گندی تصویریں آ رہی ہیں, بس آتی رہے مجھے تو بات کرنی ہے, اور وہ جان بوجھ کے اس کو. یہ مولا رومی رحمت اللہ فرماتے ہیں, یہ جب انسان گناہ کرتا ہے نا وہ بہانے بازیاں بھی کرتا رہتا ہے, نہیں نہیں میں تو بات کر رہی تھی, میں تو فلاں سے بات کر رہا تھا, تو یہ جو ننگی تصویریں بیچ میں سے نیچے سے آ رہی ہیں انٹرنیٹ کے اوپر, اس کا کون خیال کرے گا؟ بات کرنا ضروری ہے, اس سے بہتر ہے 500 روپے خرچ کر کے تھوڑی سی بہو سے بات کر لے جہاں بھی باہر ملک بات کرنی ہے, ایمان تو بچ جائے گا ہمارا, گندی تصویروں سے تو ہماری حفاظت ہو جائے گی. تصویروں سے بچنا ضروری ہے کہ نہیں, یا پھر بات کرنا ضروری ہے, خیریت پوچھنی ہے, 100-200 کا کارڈ ڈلوا, یہ فون کا کسی کا بھی, اور سعودی عرب یا کہیں بھی بات فون کر کے بات کر لی. بار بار گناہ میں ہم لوگ ملوث ہو رہے ہیں اور اس کو معمولی سمجھتے ہیں لوگ, ارے ملاؤں کی بات, ارے یہ حضرت والا کی بات ہے, یہ قرآن شریف کی بات ہے, حضرت والا کی بات, قرآن و حدیث کی بات ہے. تو میں جو شعر پڑھنے والا تھا بہت پیارا شعر ہے, اپنے خالق پر فدا ہو اور غیر اللہ کو چھوڑ, دامن مرشد پکڑ اور نفس کے رشتے کو توڑ. ماشاءاللہ کہہ سکتے ہیں, تھوڑا کرسی آگے کر دیجیے ہوا کی وجہ سے. آپ لوگوں کو کوئی ڈرنے وانے کی مجھ سے ضرورت نہیں ہے, ہم کوئی جلالی بابو نہیں ہیں بھائی, حضرت والا سب رحم دل ہوتے ہیں, اللہ والے ان کے غلام ہیں, بس یہ بیان میں اس طرح کہہ دیا جاتا ہے تھوڑا نفس ڈر جائے تاکہ کب تک ہم غفلت میں زندگی گزاریں گے. کوئی تو ایسا ہو ایسی بات کر کے ہمیں ڈرانے والا, حضور صلی اللہ علیہ وسلم بشیرہ و نذیرہ, بشارت بھی دیتے تھے اور ڈراتے بھی تو تھے کہ بھائی خبردار ہو جاؤ, ٹخنے چھپانا حرام ہے مردوں کو, جب کھڑے ہوں چل رہے ہوں, ابھی بیٹھے ہوں ٹخنے چھپ جائیں کوئی بات نہیں, موزے سے چھپ جائیں کوئی بات نہیں, وائل اسٹینڈنگ وائل واکنگ مردوں کے ٹخنے 24 گھنٹے کھلے رہنے چاہیے, شلوار سے شلوار جو ہے تھوڑی ٹخنوں سے اوپر بنوائیے, پینٹ ہے تھوڑی کٹوا لیجیے درزی سے جا کے, ٹخنوں سے اوپر رہے, میچنگ کے موزے پہن لیں, ٹخنے چھپانا حرام ہے مردوں کو. سب خیریت ہے؟ اللہ تعالیٰ آپ کو صحت کاملہ عاجلہ مستمر عطا فرمائے اپنی رحمت اپنے خالق پر فدا ہو اور غیر اللہ کو چھوڑ دامن مرشد پکڑ اور نفس کے رشتے کو توڑ نفس گناہ کرواتا ہے نفس شیطان تو بزی پرسن ہے بہت زیادہ بہت مصروف شخصیت ہیں شیطان صاحب دامن پر کہا تم تو نہیں لگانا چاہیے ان کے ساتھ گھٹیا انسان مردود کمینہ شیطان ہے بار بار گناہ میں ملوث کرواتا ہے شیطان وسوسہ ڈال کے چلے جاتا ہے یار یہ گناہ کر لو اور پھر اپنا خلیفہ چھوڑا ہوئے نفس سے پھر بولتا ہے نفس پھر بار بار کرتا ہے یار گناہ کر لو کر لو کر لو نفس کی بات نہیں ماننی ہے اس کو یہ شعر پڑھ دیا کریں کہ حضرت والا کا شعر ہے نہ دیکھیں گے نہ دیکھیں گے انہیں ہرگز نہ دیکھیں گے کہ جن کو دیکھنے سے رب میرا ناراض ہوتا ہے اگر یہ جان جاتی ہے خوشی سے جان دے دیں گے گناہ سے بچنے میں یار کر لو یہ کام گناہ کر لو کر لو کر لو کر لو مگر ایسا لگا جیسے جان جا رہی ہے مگر جان جائے گی نہیں سینکڑوں جانے اللہ برسا دیں گے آپ کی برکت سے لاکھوں اللہ والے بنیں گے اگر ہم سچے اللہ والے بن گئے اور حرام خواہشات پر عمل نہیں کیا تو ہمت کر لیں تبلیغی جماعت میں چلا لگانا مبارک اللہ والوں کے پاس جانا مبارک عالم بننا حافظ بننا مبارک ماں اس کے ساتھ نفس کی اصلاح بھی ساتھ ساتھ کرواتے رہے کیا کیڑا چلا گیا علاج بھی کرانا چاہیے اگر کوئی کیڑا ہو میرے بھی اللہ میرے کیڑے کی بات علاج مجھے بھی کافی نفس جو ہے نیند تو گڑبڑ کراتا ہے سارا مزہ آ رہا مسیح پٹیل سے بات نہیں ہو سکتی نا مغرب والا میرا ریکارڈنگ ہے اللہ تعالیٰ الحمد للہ بہت اچھا بیان کر رہا ہوں اس میں کسی کو اعتراض بھی ہو سکتا ہے یہاں تو کافی لوگوں کے نئے ہوں گے اعتراض بھی ہو سکتا ہے بعد میں ہمیں سوچ ضرور لیجیے گا اعتراض سے پہلے اس ٹاپک پہ ذرا سوچ ضروری ہے کہ آج کل کیا حالت ہے میری کیا حالت ہے میرے بچوں کی میرے گھر والوں کی حالت ہے کہیں گے اور فیصد ہے چھوٹے چھوٹے بچے آپس میں گندی مذاقی کر رہے ہیں آپ بچے ماشاء اللہ نیک بن رہے ہو آپ کو شیطان زیادہ ستائے گا ٹوپی پہن لی مدرسے میں آ رہے ہیں حافظ بن رہے ہو قاری بن رہے ہو اور خصوصاً جو لوگ حافظ بنتے ہیں عالم ان کے چہرے میں ایک زیادہ ایکسٹرا نور ہوتا ہے گلی کے کمینے لڑکے وہ ایکسٹرا نور دیکھ کے ان سے کوشش کرتے ہیں کیونکہ وہ نور ہوتا ہے قرآن شریف صبح سے شام تک جو پڑھے گا نور نہیں ہوگا اس کے چہرے میں اور چھوٹے بچے تو ویسے ہی معصوم ہوتے ہیں اور کمینے لڑکے گلی کے ان کو پریشان کرتے ہیں ایسے شخص کے مکہ مار رہے بچہ کیوں مجھے پریشان کرتے ہو گندی مذاق کرتے ہو میرے ساتھ وہاں سے بھاگ جائے فوراً کبھی ان لڑکوں کے گلی کے لڑکوں کے پیچھے پڑھنا بھی چاہیے میرا بیٹا بھی چھوٹا ہے 7 سال کا سمجھاتا رہتا ہوں بچوں کو سمجھانے میں شرمانا بھی نہیں چاہیے بچے تم سے کوئی گندی مذاق کرے وہاں سے بھاگو فوراً اور اچھے بچے گندی مذاق نہیں کرتے ایک دوسرے کے گلے میں ہاتھ نہیں ڈالتے قریب قریب نہیں بیٹھتے چپک چپک کے نہیں بیٹھتے گلے نہیں لگاتے حضرت منع فرماتے ہیں کبھی بھی کوئی چپک کے نہ بیٹھے اور فرماتے ہیں اس طرح گلے بھی لگائے اور جو ہے گلے بھی نہ لگے ایک دوسرے کو اور اسی طرح ایسا بھی نہ کرے کہ بار بار ہاتھ لگا رہے ہیں بار بار ہاتھ رانوں پہ ہاتھ مار رہے ہیں بار بار رانوں پہ ہاتھ مار رہے ہیں یہ سب کیا ہے یہ شروعاتی تو ہوتی ہیں اس طرح تو گندی مذاقیں شروع ہوتی ہیں پھر اس لیے یہ چھوٹے بچے کیا بڑے بڑے لوگ بھی کرتے رہتے ہیں اپنی اللہ تعالیٰ تو جانتے ہیں چوری آنکھوں کی اور سینوں کے راز جانتا ہے سب کو تو اے بے نیاز یا عالم خائنۃ العیون وما تخفی الصدور سن رہے ہیں آپ قاری عتیق میاں ماشاء اللہ تو اب آگے شعر سنیے گا خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن بدن پہ ہی مر رہے ہیں نا کیا ڈسٹمپر پہ مر رہے ہیں نا کیا بڑی اچھی لگ رہی ہے اندر کیا بھرا ہوا ہے حضرت فرماتے ہیں بظاہر گال تو گورے گورے ہیں اندر گو کے بورے ہیں مگر یہ بیوی سے محبت کرنی ہے یہ غیر محرم عورتوں سے بچنے کے لیے بتایا جا رہا ہے جو شخص انشاءاللہ باہر والی عورتوں سے بچے گا وہ اپنی بیوی سے زیادہ محبت کرے گا اور جو باہر والی عورتوں کو دیکھے گا بیوی کیا خاک اچھی اس کو لگے گی جب ٹیلی ویژن والی ناچنے والی اس نے دیکھ لی وہ بھی صرف لعنتیں برستی ہیں کوئی اچھی اچھی نہیں ہے وہ صرف کیمرے کا ایک لائٹ وائٹ ہوتی ہے وہ لعنتیں ہوتی ہیں ایسے جتنے بھی فلم ایکٹریس اور کام کرنے والے ہیں فلم میں اب ان کا بڑھاپا جا کے دیکھ لیجیے کوئی ان کو پوچھتا بھی نہیں ہے مصرف خانہ میں کریمیں بریمیں لگا کے فیشل آپ پیسے ختم ہو گئے مار اللہ کرے ان کو توبہ کی توفیق ہو جائے ان کو حقیر تھوڑی سمجھ رہے ہیں کتنی ماشاءاللہ گانے والیوں نے اور فلمے میں کام کرنے والی نے اللہ والوں کی صحبتوں سے ماشاءاللہ بیان سن کے توبہ کر لی نہ اللہ والے نے اس کو دیکھا نہ اس نے اللہ والے کو دیکھا شرعی پردے سے بیان ہوا اور جو ہے بیان سن کے شرعی پردہ کر لیا توبہ کر لی کسی کو حقیر تھوڑی سمجھنا چاہیے کتنی لوگ مردوں نے توبہ کر لی عورتوں نے توبہ کر لیا تو یہ بہت پیارا شعر ہے زبردست شعر ہے خاک ہو جائیں گے مٹی میں مل جائیں گے خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن خاک ہو جائیں گے قبروں میں حسینوں کے بدن عارضی دل بھر کی خاطر راہ پیغمبر نہ چھوڑ صلی اللہ علیہ وسلم یعنی اس لڑکی کی خاطر حضور صلی اللہ علیہ وسلم کا طریقہ مت چھوڑ عارضی دل بھر کی خاطر راہ پیغمبر نہ چھوڑ میں الحمدللہ اپنے نفس کو مخاطب کر رہا ہوں کیونکہ کل کراچی جانا ہے صبح ہم لوگ پہنچتے ہیں تو ساری پوائنٹ کی لڑکیاں کھڑی ہیں سب نکلنی ہیں لڑکیاں ڈسٹمپر زبردست نکلنا ہے مگر دل چاہے گا یہ تھوڑی لوگ بولتے ہیں مولوی کو دل ہی نہیں چاہتا لگتا ہے کھمبا ہے دل تو چاہتا ہے حضرت فرماتے ہیں جو زیادہ بچتا ہے اس کو زیادہ دل چاہے گا اس کو زیادہ تقاضے ہوں گے جو غصہ نہیں کرتا جو گناہوں عورتوں سے زیادہ بچتا ہے اس کو تقاضے زیادہ ہوں گے ذرا سے حسن سے بھی اس کو مجاہدہ ہوگا اس کو پھر اور زیادہ بچنا ہوگا ہمت کر کے بچے کوئی معصوم تھوڑی ہو سکتا اگر لڑک جائے تو یہ شعر پڑھ لیا کریں ہم نے طے کی اس طرح سے منزلیں ہم نے طے کی اس طرح سے منزلیں ارے بابا گر پڑے گر کر اٹھے اٹھ کر چلے گر پڑے گر کر اٹھے اٹھ کر چلے اور آگے فرماتے ہیں حضرت والا میرے شیخ پیارے مرشد میرے محسن میرے آنکھوں کی ٹھنڈک میرے دل کی دھڑکن میرا بال بال جن کے احسان تلے دبا ہوا میرے موجودہ شیخ قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دارالقاتم عالیہ اور میرے شیخ اول میرے محبوب شیخ کیسا پیارا مرشد ہے کیسا پیارا شیخ ہے ایسی شعر کہہ دیا عشق شیخ میں تو انسان جب عشق لڑکی آپ کو سمجھ میں آتا ہے اور عشق لڑکا سمجھ میں آتا ہے تو عشق شیخ کیوں نہیں سمجھ میں آتا شیخ سے محبت کیوں ہے ہمیں اللہ کے لیے محبت ہے آپ کیوں ہم پہ اعتراض کرتے ہیں ہمیں اس اللہ والے سے اللہ کے لیے محبت ہے حدیث میں نہیں کتنے فضائل آتے ہیں جو اللہ کے لیے کسی سے محبت کرتا ہے قیامت میں اس کو عرش کا سایہ ملے گا تو میرے شیخ شریعت و سنت پہ چلنے والے ہم ان کی کیوں نہ تعریف کریں ایسا نورانی چہرہ ہے ماشاء اللہ ہے سراپا یا اللہ ہے سراپا یا اللہ چلتی پھرتی خانقاہ کیسا پیارا مرشد ہے کیا ہے وہ میرا کیسی ظالم ہے تقریر کیسی ظاہر ہے تحریر یہ ہے نالہ شبگیر یہ ہے آہوں کی تاثیر سب کو مارے ہے بے تیر میرا خواجہ میرا پیر ویری گڈ خواجہ ویری گڈ پیر ساڈا مرشد ساڈا پیر مونجو مرشد مونجو پیر اور بھی زبانیں بول سکتے ہیں ہم لوگ او مائے مرشد او مائے پیر اور آگے فرماتے ہیں کہ لایا سینے میں وہ دل اصل تو دل ہے اللہ والوں کے سینوں میں جت دل ہے ہمارے پاس ہے ان کے پاس تو مرسیڈیز بینز کا بلکہ جہاز کا وہ بھی زبردست ڈبل والے منزلے والے جہاز کا انجن لگا ہوا ہے اور ہمارے پاس کون سا انجن ہے سی ڈی 50 کا چلو وہ بھی مبارک ہے 50 دیکھیے دادا کی 50 دیکھ لیجیے میری دادا کی اتنی پرانی 50 ہے چلو وہی انجن مبارک ہے تو ہمت کر کے ذرا اس کو بڑھائیں نفس کی خواہشات کو دباتے رہیں پھر وہ سی ڈی 70 بن جائے گا پھر سی ڈی 125 پھر سی ڈی 150 پھر انشاءاللہ فوکسی پھر اس کے بعد مہران اور اس کے بعد اور جو گاڑیاں آپ کلٹس آ جائیں اس کے بعد سیوک آ جائیں اس کے بعد کون کون سی آ گئی ہیں آج کل ایکسیوں اور پھر آئیڈیوں اور پریمیوں فریمیوں اور پھر انشاءاللہ پھر ٹرین کا انجن پھر جہاز کا انجن پھر فوکسی ویگن کون سے انجن یہ تو ہمارے اختیار میں یہاں اللہ کے ولی بن کے جائیں زیادہ فائدہ مند ہے یا پھر ایک دم کھچاڑا پھٹارا بن کے جائیں ایک ہی دفعہ تو زندگی ملی ہے ہمت کرے تو حضرت والا کا شعر سنیے حضرت والا نے اپنے شیخ کے لیے فرمایا تھا یہ بات کچھ باتیں شاید سمجھ میں نہیں آئے ماں سمجھ لیجئے بہت سی باتیں آپ کو پروفیسر کی بھی تو سمجھ میں نہیں آتی کہ ان کے پیچھے پڑ جاتے ہیں آپ کتنے پروفیسر پاگل ہو جاتے ہیں یار گنجے ہو گئے پی ایچ ڈی کی ڈبل پی ایچ ڈی گنجے ہو گئے ہر وقت بس کسی سوچ میں اترنا ہے یہ چاند کیوں گول ہے دنیا گول ہے یا اوول ہے ये ब्रोस ये मुर्गी में क्या मुर्गी पहले आती है अंडा पहले आता है हर वक्त सोच रहे हैं पागल हो रहे हैं ये पीएचडी पागल ही करती है और अल्लाह वाले जो है वो अल्लाह की मोहब्बत में पागल कर देते हैं तो सुनिएगा कारी साहब सही है ना बोले चलाओ चलाओ गाड़ी यही मसला है सारा भाई कोई तो ऐसा हो माशाल्लाह किसी को हंसता मत देखो उसको दुआ दो ऐसा कर लाओ सिन्ना अल्लाह तुमको हंसता रखे मुझे खुद अपने ऊपर हंसी आ रही होती है क्या बयान हो रहा है मैं भी अगर कहीं जाऊं ऐसा बयान हो रहा तो मैं तो परख्ते उड़ जाए ये खरीद कौन से मौलाना आ गए कहां से उठ के आ गए कहां से उठ के क्या इंजीनियर हूं तो ऐसी बातें करूंगा आप जाइए वहां माशाल्लाह और भी अल्लाह वाले उनके पास जाए अल्लाह वालों की नजरें पड़ी हैं हकीम उल उम्मत महाशाह अशरफ़ी साहब थानवी रहमतुल्लाह फरमाते हैं इतने बड़े आलिम मुजद्दिद फरमाते हैं मेरे पास ना इल्म है ना अमल है सिर्फ एक चीज है अल्लाह वालों की नजरें हैं मेरे पास उनकी जूतियां सीधी की उनकी नजरें मेरे पास हैं इतने बड़े आलिम तो ये बात फरमा रहे हैं तो फरमा रहे हैं लाया सीने में वो दिल लाया सीने में वो दिल दिल है दर्द का हामिल दिल है दर्द का हामिल दर्दे दिल है दर्दे दिल दर्दे दिल है दर्दे दिल इसको मत कह आबो गिल यानी इसको मत कहो कि ऐसी अल्लाह वालों से कभी उनके गुलामों से बदगुमानी मत पढ़ो एक बहुत बड़े अल्लाह वाले कहते हैं अल्लाह वालों की टेढ़ी भी सीधी हो जाती है अल्लाह ताला क्योंकि वो अल्लाह का नाम लेते हैं हजरत थानवी रहमतुल्लाह लिखा है मैंने कभी किसी सूफी और किसी अल्लाह वाले पे कभी एतराज नहीं किया क्यों क्योंकि वो अल्लाह का नाम लेता है वो रोजाना अल्लाह अल्लाह करता है अल्लाह अल्लाह करता है कभी भी अल्लाह का नाम ले रहा अल्लाह का फजल हो जाए तू ले अल्लाह का नाम तेरे सब बनेंगे काम अल्लाह अल्लाह किया करो दूध बताशा पिया करो दुख ना किसी को दिया करो अब थोड़ा अल्लाह अल्लाह का जिक्र भी कर लेते हैं इनको बड़े मजे आ रहे हैं इस बयान में ज्यादा मजे ले रहे हैं माशाल्लाह चस्का तो वहीं मदनी मस्जिद में लग गया था सामने बैठे हुए थे माशाल्लाह अब यहाँ का चस्का अलग इस बयान का इसको चस्का लग जाए ना समझ लो बड़ी जबरदस्त मुनासबत है उसको कारी साहब को भी अल्लाह जजाए खैर दे इतना जबर ऐसा खुला हुआ बयान को सह लेते हैं और इजाजत दे देते और बेचारे किसी को दावत भी नहीं दे सकते किसी आलिम को किसी संजीदा बुजुर्ग को बोलेंगे कमाल कैसी बातें करता है तुम कहां ले आए तुम वो दूसरे बयान में दावत देते हैं मेरे किसी मस्जिद वाले में इस वाले बयान में बस ये हमारे लोगों को क्योंकि इसका आखिरी बयान होता है इसलिए मैंने उनसे पूछ लिया था कि जोहर वाला ठीक रहेगा वो जरा संजीदा बयान होता है ईशा वाला तो आखिरी होता है भाई इस वक्त तो खाना भी नहीं खाया पेट में जो मगर खाना नहीं खाया तो क्या रूहानी गिजा तो मिल रही है गुनाह से बचने की बातें हिम्मत तो पैदा हो रही है हजरत मीर साहब रहमतुल्लाह इसको बहुत दर्द से पढ़ते हजरत वाला का शेर है महबूब हकीकी से कब तक रहेगा गाफिल महबूब हकीकी से कब तक रहेगा गाफिल हाँ नफ्स पर तू कर दे एक बार दलेराना हाँ शेख को पूरा हक होता है कि मुरीद में एक लगा दे चमाटा सोने आए क्या इतनी दूर कराची से हमारे साथ गाड़ी में सोने आए हो क्या ये माशाल्लाह खान साहब है इनको कुछ नहीं होना कितने मुक्के लगा दो क्या हाल है ये कौन कारी साहब आ गए माशाल्लाह खैरियत से हैं बस ऐसा बयान हो रहा है आप तो सुने में ऐसे बयान तो माशाल्लाह महबूब हकीकी बताया बड़े बयान सुनने आए ऐसे सुनते हैं सो के महबूब हक सब माफ एडवांस माफ सबकी महज वाला इससे कोई माफी मांगता था ना और क्या हाल है भाई माशाल्लाह मुबारक हो बेटा हुआ है ना माशाल्लाह बहुत मुबारक बेटा हो या बेटी हो सब मुबारक है किसी को कुछ ना हो वो भी मुबारक है कुरान शरीफ में आता है अल्लाह इस बात लड़की देता है आपकी पहले लड़की थी ना अब एक बेटा दे दिया जिस औरत के पेट से पहले माशाल्लाह अभी बाप बन गए डबल मुबारकबाद माशाल्लाह पहले बेटी के बाप अब अब्बा बेटे के बाप माशाल्लाह दो दफा अब्बू बन गए दो दो बच्चे हो जाएंगे अब्बू कहने वाले आपको है? पहले शादी नहीं होती फिर शादी हो गई फिर बच्चा हो गया हजरत वाला फिर अब नाना बन जाओगे फिर दादा बन जाओगे इस तरह हो रही है उम्र मिसले बर्फे कम रफ्ता रफ्ता दम बदम कदम कदम क्या पढ़ा था क्या हो गया क्या बात चल रही हां महबूब हकीकी से कब तक रहेगा गाफिल महबूब हकीकी से कब तक रहेगा गाफिल हां नफ्स पर तू कर दे एक बार दलेराना फिर नारे मस्ताना हां ऐ दिल दीवाना जैसे लड़के के इश्क में पागल होते हैं ऐसे अल्लाह के इश्क में भी लोग पागल होते हैं कैसे पागल होते हैं ये मत नहीं कि बाल बड़े-बड़े कर लिए और दाढ़ी एकदम यूं जा रही है मुंह से यूं बह रही है और सलवार टखनों से छुप रही है और फजर की नमाज में सोए पड़े हैं कि मजनू है पागल ऐसे नहीं होता मजनू पागल का मतलब है 100% सुन्नत और शरीयत की इत्तबा हर वक्त शरीयत और सुन्नत की फिक्र अगर कोई गफलत हो जाए तो ऐसा रोए कि आसमान हिल जाए पूरा गफलत इंसान से हो सकती है कुल्लू बनी आदम खताऊं सारे बनी आदम सब खताकार हैं और हजरत ने फरमाया इसमें ये भी बता दो अंबिया खताकार नहीं होते अंबिया मासूम होते हैं वो खैरुल खताईन तवाबून बेहतरीन खताकार वो है जो कसरत से तौबा करने वाला है तो माशाल्लाह मुबारक हो वो लायो खजूर या फिर वो शहद अच्छा हैं अच्छा इंशाल्लाह ताला जब बच्चा पैदा हो तो उसके सीधे कान में अजान और उल्टे कान में इकामत कहनी चाहिए बहुत से लोग मौलवियों को बुलाते हैं कारी साहिबान को भाई खुद ही अजान सीखो खुद ही दो बाप की अजान की बात ही कुछ होती है बेटे के कान में बाप की आवाज जाए ये ज्यादा अच्छा है मगर बाकी सुन्नत तहनीक ये है किसी अल्लाह वाले उनके गुलामों से या बुजुर्गों से या किसी बुजुर्ग अगर कोई अल्लाह वाला नहीं है कोई बुजुर्ग कोई शेख कोई आलिम दीन से खजूर चबवाकर मां बच्चे को खिलामत देना बेचारा वो तो अभी पहले दिन का बच्चा है बच्ची है हल्का सा चटा देंगे उसको या फिर शहद शहद ला दें अल्लाह वाले यूं मुंह में रखेंगे ये सुन्नत तहनी के सहाबा کرام سے ثابت ہے حضرت عمر رضی اللہ عنہ کے کس نے حسن بصری رحمتہ اللہ کی سنت تہنی حضرت عمر رضی اللہ عنہ نے فرمائی تھی یعنی کھجور چبا کے ہلکا سا بچے کے منہ میں اس طرح دے دیا سنت تہنی کہلاتی ہے ابھی پڑھنا ہے یا بات کے لیے جاتے ہیں اچھا سن دیکھیں بھائی شیخ کو مشورہ نہیں دینا چاہیے یہ بیان کریں ٹھیک ہے دے سکتے ہیں کہ آپ یہ بیان کر دیں تھوڑا بہت بتا دیں گے کیونکہ اللہ تعالیٰ چاہیں تو جیسے آپ کوئی چاہتا ہے شرعی پردے پر بیان ہو کوئی چاہتا ہے کہ بد نظری پر بیان ہو کوئی چاہتا ہے اخلاق پر ہو کوئی چاہتا ہے کہ آپ یہ بیان نہ کریں سادہ سادہ سنجیدہ بیان کریں تو اللہ تعالیٰ چاہیں تو اسی ہنسنے میں اللہ ولی بنا دیں گے دیکھو میرے بندے یہاں پہ میں تو نیک نہیں ہوں نیک بندے ہنس رہے ہیں بتائیے باپ کی نیک اولاد ہو سب لائق اولاد ہو سب ہنس رہی ہے باپ خوش ہوتا ہے کہ نہیں اگر پانچ بچے لائے گئے وہ سب ہنس رہے ہیں خوش ہوگا اگر ایک نہ لائے گئے پاکٹ چراتا ہے امی ابو سے بدتمیزی کرتا ہے ہیں امی ابو کی بات نہیں مانتا اس سے ابا خوش ہوں گے نالائق مجھے ناراض بھی کرتا ہے اور ہنستا بھی ہے تو جو اللہ کے نیک بندے ہوتے ہیں نیک بندیاں ہوتی ہیں اگر وہ ہنستے ہیں تو یہ مراقبہ کریں اللہ تعالیٰ میں دیکھ کر خوش ہو رہے ہیں پر ہماری ہنسی وہ صحابہ کرام جیسی تو نہیں ہے صحابہ کرام بھی ہنسا کرتے تھے اس ہنسی پہ بھی استغفار کریں میں بعد میں استغفار بھی کرتا ہوں اللہ تعالیٰ سے معافی مانگتا ہوں اس لیے توبہ کرنے سے سب گناہ معاف ہو جاتے ہیں کسی کو حقیر کبھی نہیں سمجھنا چاہیے کسی شیخ کو بھی کبھی حقیر نہیں سمجھنا چاہیے کیسی باتیں کر رہے ہیں آپ کبھی ساتھ رہ کے دیکھیں قریب رہ کے دیکھیں انشاءاللہ اگر خطوط ہیں اصلاحی تو اگلے ہفتے تک انشاءاللہ کوشش کروں گا جواب بھیجوا دوں گا انشاءاللہ تعالی ابھی تو وقت نہیں ہے پھر جا کے ہمیں کھانا کھانا ہے سونا ہے صبح جانا ہے سر کوئی چاہتا ہے ارجنٹ جواب مل جائے تو اب دعا کریں اللہ وقت نے برکت عطا فرما دے اپنی رحمت سے خیریت سے پینیڈول کی ضرورت تو نہیں آپ کے حال ہیں ٹھیک ہیں یہ ماشاءاللہ یہی انہوں نے پہلا بیان سنا تھا بقرعید پہ میرا بیان ہوا تھا ماشاءاللہ جز اب میرے خلیفہ ہیں جز ہو گئے ماشاءاللہ شادی ہو گئی سنت کے مطابق ولیمے میں مجھے ہی بلایا تھا نا مگر کوئی ضروری نہیں ہے بلانا کتنے لوگ تھے کاشف بھائی کو بلایا تھا مجھے اور ایک صاحب کو اور ماشاءاللہ چند لوگوں کو بلا لیا کتنے لوگ تھے ولیمے میں پانچ چھ لوگ تھے بس جتنے ان کی نتھو فقیر ہیں مطلب جتنے ان کے پیسے تھے ماشاءاللہ بلا لیا سنت حضرت والا کے خانقاہ میں ان کا نکاح ہوا میر صاحب رحمۃ اللہ موجود تھے مولانا مظہر صاحب دعاؤں کا تمہارے نے پڑھایا میرا نکاح بھی حضرت والا رحمۃ اللہ کی موجودگی میں ہوا ماشاءاللہ اور حضرت مولانا مظہر صاحب دعاؤں کا تو علی نے پڑھایا میرا نکاح تو ماشاءاللہ زندگی بدل گئی آتے تھے داڑھی رکھ لی ماشاءاللہ اور انقلاب آ گیا شادی سنت کے مطابق ہر کام سنت کے مطابق پوچھ پوچھ کے کرتے ہیں باقی کوئی معصوم تھوڑی ہو سکتا ہے انسان ہے غفلت ہو سکتی ہے اسی فیض القرآن کا یہ فیض ہے قاری صاحب आपका भी सबका जारी है इसमें इनके उसमें है अब्दुल समी के माशाल्लाह अल्लाह ताला कबूल फरमाए अपनी रहमत से और भी बहुत से नौजवान माशाल्लाह आहिस्ता-आहिस्ता बदल रहे हैं अंदर अंदर चोट लगी हुई है और डरते हैं कि अबे यार तबे यार ये मौलविया का चक्कर अजीब है जब दुनियादारों में जाता हूं तो वहां हो जाता हूं मौलवियों के चक्कर में ऐसा दिल चाहता है वहां हो जाऊं भाई एक जगह के होके रह जाओ ना इंशाल्लाह सारे मजे मिलेंगे आपको सारे मजे जितने लड़कियों के मजे लेते हैं जितने फेसबुक के मजे वो अल्लाह ताला अपने नाम में ऐसा मजा अता फरमाएगा सारी लैलाओं का मजा सारे गन्नों का मजा सेब का मजा सब अल्लाह ताला अपने नाम में अता फरमा देंगे हजरत वाला हमारे इतने आशिकाना जिक्र करते थे कि बस फरमाते थे अल्लाह का नाम जरा आशिकाना लिया करो फुसूसा मत लिया करो अल्लाह अल्लाह अल्लाह अल्लाह मौला रूमी रहमतुल्लाह फरमाते हैं अल्लाह का नाम बहुत बड़ा नाम है इसलिए जरा इश्कनाक दर्दनाक नाम लिया करो अल्लाह ताला का फुसफुसा मत लिया करो हजरत वाला फरमाया मीर साहब रहमतुल्लाह से फरमाया मीर साहब तस्बीह लेकर आओ मैं तुम्हें बताता हूं अल्लाह का नाम कैसे लेना चाहिए फिर हजरत वाला रहमतुल्लाह आलती पालती मार के बैठ गए और फरमाया तस्बीह रखना भी सुन्नत है तस्बीह शैतान का कोड़ा है इससे अल्लाह ताला याद आ जाते हैं 30 40 50 रुपए की तस्बीह मिलती है अपने हाथ में रखनी चाहिए रोजाना थोड़ा अल्लाह का जिक्र कर लें एक तो तस्बीह बैठे-बैठे घुमा रहे हैं ठीक है उसका भी अल्लाह का नाम बहुत बड़ा नाम है असर करेगा जरा आशिकाना अल्लाह का नाम लेना चाहिए आलती पालती मार के बैठ जाएं और फिर इस तरह करके पहले अल्लाह पे जल्ला जलाल कहना वाजिब है खवातीन के लिए नहीं है खवातीन अल्लाह का जिक्र नहीं करें वरना उन पे जलाल चढ़ जाएगा और गुस्से में आ जाएंगी सुबह कुछ भी नहीं बना के देंगी वो पराठा वगैरह कुछ भी नहीं मिलेगा फिर इसलिए उसकी जगह वो सुभान अल्लाह का जिक्र कर लें खवातीन के लिए हजरत वाला फरमाते हैं अच्छा ज्यादा दिल चाह रहा है आपको तो 10 नंबर तक अल्लाह अल्लाह का जिक्र कर लें मगर अल्लाह अल्लाह का जिक्र ज्यादा मत करें अल्लाह के नाम में जलाल है इसलिए मर्दों को तो आधी पूरी अकल वाला बनाया औरतों को आधी अकल वाला बनाया इसलिए आपको आधी अकल वाला बनाया तो आपको हल्का जिक्र बताया सुभान अल्लाह का में अल्लाह का नाम आ रहा है कि नहीं आ रहा आप सुभान अल्लाह पढ़ लीजिए इसमें भी तो अल्लाह का नाम आ रहा है तो ये मर्दों के लिए ये वाला जिक्र पहले अल्लाह पे जल्ला जलालहू कहना वाजिब है फिर हजरत वाला रहमतुल्लाह बहुत आशिकाना जिक्र फरमाते थे किसी की अगर हिम्मत है तो माइक पकड़ ले भाई खान साहब इस तरह अल्लाह जल्ला जलालहू और ये सोचिए एक तो जबान से अल्लाह निकल रहा है दिल में भी जबान है उससे भी अल्लाह निकल रहा है और मेरे बाल बाल से अल्लाह निकल रहा है मदरसे के दरो दीवार से अल्लाह निकल रहा है और पूरी दुनिया में जितने समंदर हैं दरिया हैं सबके कतरे कतरे से अल्लाह निकल रहा है आसमान और जमीन चींटी हाथी जराफा सब मेरे साथ मिलकर अल्लाह अल्लाह का जिक्र कर रहे हैं तो मोहब्बत और ये सोचिए कि जब मैं हजरत वाला ने ये मुराकबा फरमाया था जब मैं अल्लाह कह रहा हूं तो अर्श आजम से लेकर अर्श आजम के ऊपर अल्लाह ताला है मैं कैसे हैं ये हमें सोचने की जरूरत नहीं है तो अर्श आजम से लेकर जमीन तक शरबत रूह अफजा भर गया है और मुझे बड़ा मजा आ रहा है मैं रूह अफजा भी हम नहीं पियेंगे खाने इंशाल्लाह घर जाके पी लेंगे तारी साहब को अल्लाह जज़ाए खैर किसी और वक्त इंशाल्लाह पीने आ जाएंगे बयान के फौरन बाद ना खाना ना पीना सीधे घर जाना मगर इसमें कोई वो नहीं अकड़ वकड़ नहीं है बस हजरत वाला ने मना किया है मेहमानी तो मेजबानी और मेहमानी तो बड़ी नेमत है कि हम आपकी मेजबानी कबूल करते हैं और आप को जजाक अल्लाह कि आप हमें कुछ खिलाएं पिलाएं कोई मसला नहीं है मगर हजरत वाला फरमाते थे कि हम लोग बयान के बाद खाना पीना नहीं करना चाहिए इस तरह हजरत वाला रहमतुल्लाह बैठ जाते थे वो अभी बैठ नहीं रहा मैं आलती पालती मार के और फिर इस तरह जिक्र फरमाते थे अल्लाह जल्ला जलालहु फिर फारसी का शेर पढ़ते थे मौला रूमी रहमतुल्लाह का नारे मस्ताना खुशमी आए दम ताबद जाना चुनी मी बाए दम अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह Allah Allah Allah Allah Allah Allah Ah Ah Rajuz Asma Hamdan Nabud Yani Imam Rumi farma rahe jab gunah se bachte hain to ah nikalti hai ah ae Allah meri ah ka siwaye aasman ki aah sunne wala koi nahi hai आह राजुज आसमा हमदम नबूद राज रागरे खुदा मेरम नबूद अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह कैसा प्यारा नाम है अल्लाह अल्लाह कैसा प्यारा नाम है, आशिकों का मीना और जाम है, आशिकों का मीना और जाम है। अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह। अब बताइए 100 दफा जो इस तरह कहेगा किसका दिल जाएगा लड़कियों को देखने का, इस तरह अल्लाह का आशिकाना जिक्र करें, इतना मजा आएगा, इतना मजा आएगा कि सब भूल जाएंगे लड़के लड़कियों को, इतना अल्लाह के नाम में मजा है। और फिर हजरत वाला ये शेर भी पढ़ते थे, जान दे दी मैंने उनके नाम पर, जान दे दी मैंने उनके नाम पर, इश्क ने सोचा ना कुछ अंजाम पर, इश्क ने सोचा ना कुछ अंजाम पर, मीर मत मरना किसी गुलफाम पर, मीर मत मरना किसी गुल फाम पर, खाक डालोगे इन्हीं अजसाम पर, खाक डालोगे इन्हीं अजसाम पर। अल्लाह अल्लाह कैसा प्यारा नाम है, अल्लाह अल्लाह कैसा प्यारा नाम है, आशिकों का मीना और जान है, आशिकों का मीना और जान है। अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह। क्या नजर मुझ पर ना डाली जाएगी, क्या नजर मुझ पर ना डाली जाएगी, क्या मेरी फरियाद खाली जाएगी, क्या मेरी फरियाद खाली जाएगी। अल्लाह अल्लाह कैसा प्यारा नाम है, अल्लाह अल्लाह कैसा प्यारा नाम है, आशिकों का मीना और जाम है, आशिकों का मीना और जाम है। अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह। अरे यारो जो खालिक हो शकर का, अरे यारो जो खालिक हो शकर का, जमाल शम्स का नूर कमर का, जमाल शम्स का नूर कमर का, न लज्जत पूछ फिर जिक्र खुदा की, न लज्जत पूछ फिर जिक्र खुदा की, हलावत नाम पाके किबरिया की, हलावत नाम पाके किबरिया की। अल्लाह अल्लाह कैसा प्यारा नाम है, अल्लाह अल्लाह कैसा प्यारा नाम है, आशिकों का मीना और जाम है, आशिकों का मीना और जाम है। अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह। Allah Allah ichi shiri naste nam. Allah Allah ichi shiri naste nam. Shiro shakkar mi shavad janam tamam. Shiro shakkar mi shavad janam tamam. Allah Allah Allah Allah. Kitna maza Allah ke naam mein. سبحان اللہ اب کوئی عشق رسول صلی اللہ علیہ وسلم کی محبت میں کچھ نعت شریف کے اشعار سنا دیتا ہوں اس کے بعد پھر دعا کر لیتے ہیں اللہ تعالیٰ سے مزہ آیا اللہ کے نام میں تو مزہ ہے ہی یہ ہمارے پیارے شیخ رحمت اللہ علیہ کے نعت شریف کے اشعار ہیں بہت درد میں ڈوبے ہوئے اشعار ہیں فرماتے ہیں کہ مبارک تجھے ہو اے عرض مدینہ مبارک تجھے ہو اے عرض مدینہ نبی کا شہر ہے یہ شہر مدینہ نبی کا شہر ہے یہ شہر مدینہ تیرے پاس جب سید دو جہاں ہے تیرے پاس جب سید دو جہاں ہے نہ کیوں رش کے افلاک ہو پھر مدینہ نہ کیوں رش کے افلاک ہو پھر مدینہ صلی اللہ علیہ وسلم تیرے سبز گنبد پہ عالم فدا ہے تیرے سبز گنبد پہ عالم فدا ہے تیرے سبز گنبد پہ عالم فدا ہے فدا تجھ پہ میں خاک شہر مدینہ فدا تجھ پہ میں خاک شہر مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ بڑا لطف ہے نام مدینہ سکون جہاں تم کہاں ڈھونڈتے ہو سکون جہاں ہے نظام مدینہ سکون جہاں تم کہاں ڈھونڈتے ہو سکون جہاں ہے نظام مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ ہو آزاد اختر غم دو جہاں سے ہو آزاد اختر غم دو جہاں سے جو ہو جائے دل سے غلام مدینہ جو ہو جائے دل سے غلام مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ مزہ آ رہا ہے اڑے گی ہوا سے جو خاک مدینہ اڑے گی ہوا سے جو خاک مدینہ میں ایسے غباروں میں مستور ہوں گا میں ایسے غباروں میں مستور ہوں گا ابو بکر و فاروق و عثمان و حیدر تصور میں ہم ان کے گھر دیکھتے ہیں یہ سب صحابہ کرام چار صحابہ ہیں نا مزہ آتا ہے صحابہ کرام والے نعرے لگانے والوں کو جب یہ نام آتے ہیں تو ابو بکر و فاروق عثمان و حیدر تصور میں ہم ان کے گھر دیکھتے ہیں تصور میں آتا ہے جب سبز گنبد تو ایمان کو گرم تر دیکھتے ہیں مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ بڑا لطف دیتا ہے نام مدینہ ایک مٹھی داڑھی اب بس ختم کرتا ہوں ایک مٹھی داڑھی تھوڑی گئی نیچے سے ایک مٹھی اپنی مٹھیوں اور ایک مٹھی داڑھی یہاں سے رکھنا اور ایک مٹھی داڑھی تینوں طرف سے چہرے کے رکھنا اور یہ داڑھی کا بچہ رکھنا واجب ہے اور داڑھی داڑھ سے ہے یہ داڑھ سے اوپر صاف کروا سکتے ہیں اس سے نیچے صاف نہیں کروانی چاہیے اور داڑھی سے اللہ کی محبت گاڑھی ہو جاتی ہے اور داڑھی رکھنے کے بعد مردوں کو داڑھیوں سے زینت بخشی ہے عورتوں کو سر کے چوٹیوں سے زینت بخشی ہے تو داڑھی رکھنے کے بعد اس کو شیمپو بھی لگائیں اور کنگا بھی کریں تاکہ داڑھی اچھی لگے اور جو ہے داڑھی سے لوگ قریب آئیں حضرت نے فرمایا داڑھی کا بھی حق ہوتا ہے اس کو شیمپو لگاؤ ہفتے میں ایک دفعہ کر لو دو ہفتے میں ایک دفعہ شیمپو کر لیں تیل لگائیں اور اس کو ذرا تیل لگا کے اور کنگا بھی کریں اس کو اچھی طرح یوں کر کے کنگا کریں تاکہ داڑھی اچھی لگے مردوں کو داڑھی سے زینت بخشی ہے تو اس کو زینت کر کے رکھنا چاہیے انشاءاللہ داڑھی اچھی لگے گی داڑھی سے داڑھی والوں کے لیے ہر وقت فرشتے دعا کرتے رہتے ہیں ٹھیک ہے داڑھی رکھ کے جو گناہ کرتا ہے وہ اس کی اپنا گناہ ہے داڑھی والا جو داڑھی شیف کرواتا ہے یہ 24 گھنٹے گنہگار لکھا جا رہا ہے اس سے سچی توبہ کریں اس میں ماں باپ کی پرواہ نہیں کی جائے گی بتائیے ماں باپ کی محبت زیادہ ہونی چاہیے حضور صلی اللہ علیہ وسلم کی جن کی محبت ابھی مست ہو رہے تھے اتنا مزہ آ رہا تھا وہ اتنا پیار میں تو روزہ مبارک سامنے لے آیا تھا جالی مبارک ماشاء اللہ حضور صلی اللہ علیہ وسلم کی جالی مبارک سامنے آ گئی اور بہت بڑے اللہ والے سید رفاعی اور سید تھے حضور صلی اللہ علیہ وسلم جو ہے حضور صلی اللہ علیہ وسلم کے خاندان میں سے ہوتے ہیں سید رفاعی رحمۃ اللہ علیہ بہت بڑے اللہ والے حج میں گئے تھے وہاں اور شاہ عبد الغنی پھلپوری رحمۃ اللہ نے واقعہ سنایا تھا حج پہ گئے جالی مبارک پہ پتہ نہیں کیا کہا کیا عرض کیا نانا جان کہہ کے کچھ عرض کیا اور تو حضور صلی اللہ علیہ وسلم کا ہاتھ مبارک باہر لایا اور ہزاروں حاجیوں نے دیکھا اور یہ حضرت والا نے یہ واقعہ سنایا تھا ہزاروں حاجیوں نے دیکھا اور اس کے بعد کیونکہ حضور صلی اللہ علیہ وسلم اپنے قبر مبارک میں زندہ ہیں حیات ہیں اہل سنت والجماعت کا عقیدہ ہے مگر یہ بات سب کو بتانی چاہیے ویسے عشق رسول میں نے بتا دی کہ مطلب ہم حضور صلی اللہ علیہ وسلم کو ناراض کر رہے ہیں آنکھوں کا زنا کر کے داڑھی کو شیف کروا کے ہاؤ سینسیٹیو از دا ہارٹ مولانا یونس پٹیل صاحب رحمۃ اللہ کرتے تھے انگلش میں بیان فرماتے تھے تو ہاؤ سینسیٹیو از دا ہارٹ اور نبی علیہ السلام کتنا دکھ ہوتا ہوگا امت کے اعمال جمعے کے دن پیش ہوتے ہیں حضور صلی اللہ علیہ وسلم کے دربار میں کہ میری امت ننگی تصویریں دیکھ رہی ہے ناچ رہی ہے گندی فلمیں دیکھ رہی ہے موبائل کے اوپر اور چھپ کے گندے لڑکوں سے دوستیاں لگائی ہیں ننگی تصویریں دیکھتی ہے موبائل کے اوپر شرم بھی نہیں آتی کتنا دکھ ہوتا ہوگا حضور صلی اللہ علیہ وسلم کو جس سرکار تو امت کی بخشش کے لیے روئے امت ہے کہ ہنس ہنس کے جیتی ہے گناہوں میں اور ان مبارک بالوں کو گٹر لائن میں گرا رہی ہے پیشاب پخانے کے ساتھ جا رہے ہیں مبارک بال اب شرم نہیں آئی یہاں بائیکاٹ کرو نا شیف کرنے کا بائیکاٹ کر دو اب ارادہ کرو کہ ہمیں داڑھی رکھنی ہے جلیٹ بلو ٹو میش 3 سے گال کو فارغ البال کر کے خود تو عذاب میں مبتلا ہو ہی اور حضور صلی اللہ علیہ وسلم کو تم تکلیف پہنچا رہے ہو اب بتائیے میں بھی اور ہم سب لوگ تکلیف پہنچا رہے ہیں گندے اعمال سے غیبت کر کے رشوت لے کر کنڈے والی بجلی لگا کر تو اس لیے ہمت کر کے داڑھی رکھنی چاہیے عشق رسول صلی اللہ علیہ وسلم تو یہ ہے کہ داڑھی رکھ لیں ہم لوگ عشق رسول تو یہ ٹخنے کھول لیں فجر کی نماز جماعت سے پڑھیں ہمت کر کے الارم لگا کے سوئیں اللہ سے مانگ کے سوئیں غفلت ہو جائے تو استغفار توبہ اللہ سے کریں مایوس ہونے کی ضرورت نہیں ہمت کر لیں یہ وہ مسئلہ شادی ہو جائے ابو یہ کہتے ہیں امی یہ کہتے ہیں یہ بہانے بازی چلے گی موت کا کچھ پتہ ہے نہ جانے بلا لے پیا کس گھڑی تو رہ جائے تختی کھڑی کسی وقت بھی بلاوا آ سکتا ہے پتہ نہیں کس کا انتظار کر رہے ہیں مردوں کو بھی عورتیں بھی پتہ نہیں کس کا انتظار کرنی ہے ابھی میں دیور سے پردہ نہیں کری ہمت نہیں ہوتی ارے ابھی ہمت کریں اب اس بیان کے بعد بھی اگر ہمت نہ ملے تو کب ہمت ملے گی مطلب قرآن و حدیث کی باتیں اتنا ہنسایا پھر رلایا اتنے پیارے اللہ کا نام لیا گیا حضور صلی اللہ علیہ وسلم کی محبت میں اشعار پڑے گئے ابھی بیٹری چارج ہے آج ارادہ کر لیں کہ آج کے بعد سے میں دیور سے پردہ کروں گی کیونکہ دیور موت ہے حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں ہمت کر لیں شرعی پردہ کا ارادہ کر لیں کسی کی پرواہ مت کریں میرے شیخ فرماتے ہیں قبر میں کوئی ساتھ جائے گا ہمارے ساتھ کوئی پل صراط پہ سے ہمیں گزروا سکتا ہے کوئی بول سکتا ہے کہ नहीं तुम तुम्हारे अब्बू दाढ़ी का कहते थे इसलिए तुम्हारी शौहर बीवी तुम्हारे मना करती थी इसलिए तुम आज तुम्हें कब्र के अज़ाब से निजात मिल जाएगी तुमने दाढ़ी मुंडाई कोई मसला नहीं ऐसे थोड़ी होगा शफाअत के उम्मीदवार हैं हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की शफाअत के उम्मीदवार तो उनको शक्ल दिखानी है मुबारक हाथों से हौज़े कौसर से पानी पिला रहे होंगे नजर पड़ेगी तो क्या अगर पूछ लिया तुम्हें मेरी शक्ल में नाऊज़ बिल्लाह क्या नजर आया कि तुमने काफिरों जैसी फ्रेंच कट रख ली ये मशीन चलवा ली बस जैसे चाहो दाढ़ी रख लो दाढ़ी रखने का तरीका है कोई एक मुट्ठी तीनों तरफ से होनी चाहिए हिम्मत करके रख लें बाबा शेर है हैदराबाद शेरों का शहर है शेर बनाए लोमड़ी क्यों बनते हैं हम लोग शेर की एक मुट्ठी दाढ़ी भी होती है और पट्टे बाल भी होते हैं और दुम भी लगी हुई होती है उसके दुम हटा दी जाए उसके और उसको जरा वो रुमाल पहना दिया जाए तो और खड़ा कर दिया शेख कामिल मालूम होगा वो बाबा शेर जो होता है और शेर हिरन का खून पी जाता है तो हमें शेर बनाया है मर्दों को माशाल्लाह शेरनी क्यों बनते हैं हजरत वाला रहमतुल्लाह जंगल तशरीफ ले गए वहां साउथ अफ्रीका में शेर भी था शेरनी भी थी तो हजरत वाला ने सबसे पूछा बताओ भी शेर बनना चाहते हो शेरनी सबने कहा शेर दाढ़ी क्लीन शेव तो उन्होंने कहा शेर बनना चाहते हैं हजरत ने फरमाया देखो भाई शेर बाबा शेर की एक मुट्ठी दाढ़ी भी और शेरनी शेर का बीबी जो है खान साहब शेर का बीबी जो है उसके चेहरे बिल्कुल चिकने चपाटे और गाल बिल्कुल फारिगुल बाल और मगर शेर जंगल का बादशाह होके भी वो जन मुरीद बना हुआ है शेरनी साहब आगे आगे और शेर साहब पीछे पीछे उसके इश्क में पागल तो बहरहाल ये अन्निसाउ हबाइल शैतान एक नई जबरदस्त बात पता चली है जो 2017 मॉडल का जबरदस्त एक बात इंटरनेट वालों के लिए नेट माने क्या होता है जाल ना अभी हजरत ने सुबह इल्हामी मजमून अल्लाह वालों में नाजिल होता है उस जमाने के लिहाज से नेट माने जाल अन्निसाउ हबाइल शैतान औरतें शैतान का जाल हैं आ गया जाल आ गया कि नहीं आ गया इंटरनेट में भी नेट लगा हुआ है कि नहीं बताएं अकरम साहब प्रोफेसर साहब सारी प्रोफेसर ही निकल जाती है जब हसीन सामने आता है ना टीचर ही सारी फटीचर ही मुब्तला हो जाती है सारे चिल्ले विल्ले सारे खलीफा होना बयान म्यान और हाफिज और कारी और होना सब भूल जाता है जब हसीन सामने आती है जबरा फरमाते हैं उसको कोई चीज याद नहीं रहती ये औरतें शैतान का जाल है इस तरह शैतान इसका शिकार करता है इस तरह उनको बहुत अच्छा करके दिखाता है जबकि अच्छा नहीं लानत बरस रही है बेपर्दा औरत के ऊपर सच्ची तौबा कर ले माफ हो जाएगा वो औरत पर्दा कर ले अल्लाह ताला सब गुनाहों को बख्श देंगे मायूस होने की जरूरत नहीं मायूस बिल्कुल नहीं होना चाहिए अल्लाह ताला ने कैसे कैसों को बख्श दिया कोई मायूस होने की जरूरत नहीं है अल्लाह की रहमत बहुत वसी है मैं इसका फायदा मत उठाएं अल्लाह ताला इतनी ढील हमें दी हुई है अल्लाह ना करे हजरत फरमाए ऐन जिस वक्त जिना कर रहा है इंसान जिस वक्त बदफेली कर रहा है लड़के से हाथों से जवानी बर्बाद उसी वक्त फालिज गिर जाए फिर क्या होगा टांग में फालिज गिर जाए उसी वक्त आंखों की रोशनी चली जाए अल्लाह ताला तो ढील दे रहे हैं कितने हम शुक्र में हजरत फरमा रहे हैं मैं तो शुक्र भी अदा कर करके भी थक गया हूँ इतना हजरत वाला फरमाए शुक्र अदा करें आंखें सही दी ईमान की दौलत दी अल्लाह वालों से मिलवा दिया अहले हक को दिखा दिया अल्लाह वालों से की ज़ियारत करवा दी हम लोगों को है ना उनकी बातें सुनवा दी अब किस बात की देर है पता नहीं किस चीज का इंतजार कर रहे हैं अब इंतजार कर रहे हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने वहां से तशरीफ लाएंगे हमारे घर में तशरीफ लाएंगे और बोलेंगे बेटे तुम दाढ़ी रख लो ऐसा थोड़ी होगा अब बस यही उलमा अंबिया के वारिसीन मशाइख आके हमारे बैटरी को चार्ज करते रहेंगे हिम्मत कर लें अब एक दिन मरना है आखिर मौत है कि नहीं सबको जाना है इस दुनिया से हैं शुरू में हंसाया था कि नहीं हम तो बस वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन 11:15 हो गए खवातीन भी आई हुई हैं अब दुआ कर लेते हैं अल्लाह ताला से ये कभी कभार ऐसा भी हो सकता है हदीस शरीफ में आते हैं दुनिया और आखिरत सौतन है दुनिया को खुश करोगे आखिरत नाराज होगी आखिरत को खुश करोगे दुनिया नाराज अब सबको कल जाना है थोड़ा बहुत अगर दुनिया की लॉस भी हो जाए तो ये बयान को तो बड़ा कीमती हो गया कुरान और हदीस की बात ये किसी की अगर जिंदगी बदल जाए और हमारा मन कसरा सवादा कौमिन फहुआ मिनहुम जो जिस कौम की तादाद बढ़ाएगा उसी के साथ उठाया जाएगा भले आपको नींद आ रही है खाने की तलब औरतें गर्मी में हैं बेचारी गर्मी तो हो रही है बारिश के इम्कान है अल्लाह ताला आफियत वाली बारिश अता फरमाए दोबारा बारिश का बादल आ रहे हैं सांगड़ वगैरह में बारिश शुरू हो गई है हमें कल जाना भी अल्लाह ताला आफियत वाली बारिश फरमाए और जो बेचारे बारिश में फंसे हुए परेशान है अल्लाह ताला सबको मुसीबत से निकाले अब दुआ कर लेते अल्लाह ताला से या अल्लाह या रहमान जिसकी अभी बैटरी चार्ज हो गई अभी इरादा कर ले डरे मत बिल्कुल जो इरादा करता है अल्लाह ताला उसको मुरादाबाद पहुंचा देते हैं इरादा करने के बाद आगे बढ़ना भी चाहिए लोमड़ी की तरह पीछे ही रहे शेर की तरह आगे नफ्स पे हमला करके हिरन का खून जिस तरह पीता है नफ्स की हराम ख्वाहिशात का खून पी जाए इसमें बड़ा मजा आएगा इंशा दीन में मजा है दिल में मजा आता है दिल में कुछ मजे महसूस होते हैं बाकायदा अल्लाह ताला प्यार बोसे दिल पे अता फरमाते हैं उस शख्स के जो गुनाहों से बचता है अब दुआ कर लेते हैं या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि नबी उम्मी या अल्लाह मुझे भी और हम सबको अल्लाह वाला बना दे अल्लाह वाला बना दे अल्लाह इतने अरसे से बयान कर रहा हूं फजल फरमाइए बयानातों कबूल फरमाइए जो कोताहियां हुई माफ फरमाइए मुझे भी हम सबको अल्लाह वाला बना दे अल्लाह वाला बना दे या अल्लाह अल्लाह वाला बना दे मुझे भी अल्लाह वाला बना दे अल्लाह हम आपकी रहमत के मोहताज हैं आपकी रहमत का इंतजार कर रहे हैं हम इंतजार कर रहे हैं कि हमें कब आप अल्लाह वाला बनाएंगे अल्लाह हम कोशिश कर रहे हैं आप भाई मदद फरमा दीजिए मुझे भी और हम सबको मैं भी बच्चे बहन भाई दोस्त से भाव रिश्तेदार खानदान वाले जो यहां मौजूद है जो मौजूद नहीं जो खवातीन आई हैं जो नहीं आई सबको अल्लाह वाला बना दे اے اللہ گناہوں سے بچنے والی زندگی پاکیزہ زندگی عطا فرما حیا والی زندگی عطا فرما جو بے حیائی کر لی معاف فرما دیجئے اے اللہ ہمیں اللہ والا بنا دیجئے اپنی اتنی محبت دے دے نفس سے زیادہ اہل و عیال سے زیادہ ٹھنڈے پانی سے زیادہ اپنی محبت عطا فرما دیجئے گھڑی گھڑی کی خیر عطا فرما عافیت داریں عطا فرما ہر مصیبت سے بچا اے اللہ گھڑی گھڑی کی خیر عطا فرما ہم بہت ہی کمزور ہیں اے اللہ عافیت والا معاملہ فرما ان بیانات کو قبول فرما جو کوتاہیاں ہوئیں جو غلط لفظ نکل گئے معاف فرما دیجئے اللہ آپ تو جانتے اے اللہ آپ تو نیتوں کے حال جانتے ہیں آپ نے پہلی بخاری شریف کی پہلی حدیث میں آتا ہے انما الاعمال بالنیات اعمال کا دار و مدار نیتوں پر ہے مگر اس نیت کی وجہ سے عورت کو دیکھنا جائز نہیں ہو جائے گا کہ نیت صاف ہو عورت کو دیکھ رہا ہو اس وقت وہ حرام ہو جائے گا اے اللہ ہمیں توفیق عطا فرما مجھے بھی ہم سب کو نظر کی حفاظت کی توفیق دے دے لڑکیوں سے حسین لڑکوں سے انٹرنیٹ کی ویب سائٹ سے اور جو لوگ جو لڑکے لڑکیوں کے اس میں مبتلا ہیں ان کو توفیق عطا فرما سچی توبہ کی اور سم توڑ کے پھینکنے کی اس سے قطع تعلق کرنے کی جو لڑکے کسی لڑکے کے اس میں مبتلا ہے اس کو توفیق عطا فرما سچی توبہ کرے اور جو ہے اس گناہ سے سچی توبہ کر کے اس سے قطع تعلق کر لے اور ہم سب کو اور ہماری اولادوں کو ہماری قیامت تک آئی نسلوں کو اس کے عشق مجازی اور انٹرنیٹ کے فتنے سے حفاظت نصیب فرما دیجئے اللہ جس فرما لیجئے خاص فضل فرما دیجئے اور جو لوگ اس سے ملوث ہو گئے ہیں اے اللہ ان کو کسی اللہ والے سے ملوا کر سچی توبہ کی ان کو بھی توفیق عطا فرما دیجئے کیونکہ وہ لوگ بھی بیچارے پریشان ہیں جو کسی عشق مجازی میں مبتلا ہیں کیونکہ عشق مجازی عذاب الہی ہے اس شخص کے اوپر عذاب برس رہا ہوتا ہے جو لڑکے لڑکی عشق میں مبتلا ہوتا ہے مگر توبہ کر لے تو سارا عذاب رحمت میں مبتلا بدل جاتا ہے اور وہ جنتی شخص ہو جاتا ہے اے اللہ ہمیں بھی جنتی والے اعمال نصیب فرما جنت میں بلا حساب کتاب دخول اولی نصیب فرما دیجئے جیسے اللہ کے نام پر آج مدرسہ فیض القرآن میں ہم یہاں جمع ہیں اے اللہ جنت میں بھی ایسے ہی اکٹھا فرما دیجئے اور بلا حساب کتاب دخول اولی نصیب فرما بھائی صاحب کو بھی خوب جزائے خیر عطا فرما ان کے درجات بلند فرما اور ان کی صحت عطا فرما ان کو ان کے اہلیہ کو ان کے گھر والوں کو اور ہم سب کو ہمارے گھر والوں کو میری بیٹی کو بھی میرے گھر والوں کو بھی اور جو یہاں پر موجود ہیں اور کاشف میاں ان کی جو ابھی اولاد ہوئی ہے ان کی اہلیہ کو بھی صحت کاملہ عاجلہ مستمرہ عطا فرما اور ان کے بیٹے کو بھی ہمارے بیٹے کو بھی ہماری بیٹی کو بھی ہمارے گھر والوں کو سب کو اللہ والا بنا دے جن بچیوں کے رشتے نہیں آ رہے جوڑ کے اللہ والے اچھے اخلاق والے رشتے عطا فرما اور جن کے رشتے آ گئے شوہر ستا رہے تو اس شوہر کو بیوی پہ نرم کر دے بیوی کو شوہر پہ نرم کر دے آپس میں محبتیں قائم فرما میرے پیارے مرشد اور شیخ قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن قاتم علی کی زندگی برکت عطا فرما اور میرے شیخ اول عارف باللہ رومی زمانہ مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ اور میرے شیخ ثانی قلندر زمانہ حضرت سید شاہ جمیل میر صاحب رحمۃ اللہ علیہ کیا اللہ کے عاشق کیا پیارے لوگ تھے کیسی اللہ پہ زندگی فدا کی اے اللہ ان کی قبروں کو نور سے بھر دے ان کے درجات بلند فرما ہمیں ان کے نقش قدم میں چلا اور جتنے بزرگان دین اللہ والے علماء ربانی نے سب کی حفاظت فرما جتنے تبلیغی مراکز میں کام ہو رہے ہیں تبلیغی جماعتیں کام کر رہی ہیں فرشتے کے ذریعے ان کی مدد فرما مساجد مدارس اور تزکیہ نفس کا جو شعبے ہیں اللہ والوں کی خانقاہیں اور جہاں قرآن شریف سکھایا جا رہا ہے قرآن حضرات اور یا اللہ جو جو دینی اہل حق کے شعبے ہیں سب کی فرشتوں کے ذریعے مدد فرما دی نصرت فرما ہمارے علماء کا سایہ ہمارے مشاہد کا سایہ ہمارے اکابرین کا سایہ ہمارے اوپر قائم رکھیے ہمیں ان کی قدر کرنے والا بنا دیجیے اور ہمیں معاف فرما دیجیے اے اللہ جتنے لوگ بے گناہ قید ہیں جیلوں کے اندر ان کو غیب سے رہائی کا انتظام فرما دیجیے مظلوم مسلمانوں کی فرشتوں کے ذریعے مدد فرما دیجیے اے اللہ سارے عالم کے مسلمانوں کی مدد فرما دیجیے حرمین شریف فین کی حفاظت فرما بیت المقدس کی حفاظت فرما ہمارے پیارے بہت ہی پیارے وطن پاکستان کی حفاظت فرما دیجئے مدارس کی حفاظت فرما مساجد کی خانقاہوں کی اور حفاظت فرما دیجئے تبلیغی مراکز کی حفاظت فرما اللہ والوں کی حفاظت فرما اے اللہ سارے مسلمانوں کی حفاظت فرما دیجئے کافروں کو بھی ہدایت دے دیجئے اللہ اور ملک میں امن و امان قائم فرما دیجئے اے اللہ عادل حکمران عطا فرما دیجئے اس ملک کو اپنی رحمت سے مقبول بندہ بنا دیجئے ہم سب کو جو مائیں بہنیں بیٹیاں آئی ہیں شرعی پردہ کی توفیق دے دے जो कर रही हैं ए अल्लाह उनके दिल को सुकून अता फरमा उनकी तमाम जायज हाजतें पूरी फरमा हम सब की जायज हाजतें पूरी फरमा राबिया बसरिया बना दीजिए और तरक्किया से नवाजिश फरमा जुबान की हिफाजत की तौफीक अता फरमा शौहर का हक अदा करने वाला बना इस मजलिस को कबूल फरमा ले अल्लाह और उसका सारा सवाब जो उसमें नेकियां हुई जो अच्छाइयां हुई जो अल्लाह ताला से कबूल फरमा कर या अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाकर उनकी रूह मुबारक को खुश फरमा दीजिए और आप भी खुश हो जाइए या अल्लाह ताला हमें माफ फरमा दीजिए और इस्तेकामत अता फरमा माफ फरमा दीजिए नमाज फजर में सुबह उठा दीजिए हमें और नमाजों कायम करने वाला बना दीजिए व सल्लल्लाहु अलैहि नबी अम्मी आमीन या रहमान रहीम बे हुरमत सैयद मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम